पढेको टपिक छ म्यानेजमेन्ट अडिट भन्ने, यो व्यवस्थापन परीक्षण. सायद आज हामी यो मात्रै सक्छौँ होला, नयाँ कुरा पनि छ तपाईँहरूलाई बुझ्न पनि, नत्र भ्याइयो भने अर्को अलिकति गर्छौँ. अब अर्कोमा चाहिँ हाम्रो खास गरिकन प्रोफेसनलिजम भन्छ, व्यावसायिकता, अनि त्यसपछि गएर के अरे आचरण र चाहिँ अनुशासन, योसँग सम्बन्धित टपिक छ. त्यो चाहिँ तपाईँहरूले यो भ्रष्टाचार पढ्दाखेरि पनि, अनि त्यसपछि आचार संहिता, नैतिकता, यी कुराहरू चाहिँ त्यसमा पनि पढ्नुभएको हुन्छ. त्यसमा नयाँ कुरा अलिकति व्यावसायिकता भन्ने थपिएको मात्रै हो. ती एउटै एउटै क्याटागोरीमा पर्छन्. प्रोफेसनल एट्रिब्युट धारण गर्नु पनि आचरण हो वास्तवमा, त्यसको पालना गर्नु पनि आचरण हो. र एउटा प्रोफेसनल कर्मचारीले आचरण र अनुशासनमा बसेर काम गर्छ, अनि जहाँ आचरण र अनुशासनको पालना हुन्छ त्यसले प्रोफेसनलिजम विकास गर्नलाई मद्दत गर्छ. त्यसरी त्यो अन्तर सम्बन्धित विषय हुन्छन्. भले अहिले म त्यसमा गइनँ, तपाईँहरूलाई खालि नयाँ नै टपिक जस्तो भएको भएर त्यो प्रोफेसनलिजमको अलिकति ब्रेन स्ट्रमिङ मात्रै गराएको. यो व्यवस्थापन परीक्षण अर्थात् म्यानेजमेन्ट अडिट, अब अडिट त तपाईँले धेरै सुन्नुभएको छ. अडिट भन्ने बित्तिकै हामीले फाइनान्सियल अडिट बुझ्छौँ, वित्तीय लेखा परीक्षण अथवा वित्तीय पक्षको लेखा परीक्षण, स्रोतको परिचालनको लेखाको जाँच पडताल र प्रतिवेदन गर्ने कुरालाई बुझ्छौँ अडिट भनेपछि. तर अडिट त्यो मात्रै हुँदैन, विभिन्न कुराको अडिट भनेको मूल्याङ्कन हो. त्यसैले यो मूल्याङ्कन भनेर बुझ्ने हो भने चाहिँ तपाईँले फेरि सोसल अडिट भनेर पनि बुझ्नु पढ्नु भएको छ, पब्लिक अडिट भनेर पनि के अरे पढ्नु भएको छ होइन, अनि यहाँ अहिले नयाँ कुरा आयो म्यानेजमेन्ट अडिट भनेर. तर त्यो पब्लिक अडिट सोसल अडिट चाहिँ फरक कुरा हो. द्याट इज अ काइन्ड अफ डेमोक्रेटिक, पार्टिसिपेटरी एन्ड इन्क्लुसिभ वे अफ म्यानेजिङ पब्लिक सेक्टर हो, अर्थात् सार्वजनिक क्षेत्रको लोकतान्त्रिक, सहभागितामूलक र चाहिँ के भन्छ के समावेशी चरित्र बनाउनका निमित्त हामीले सामाजिक परीक्षण अनि त्यसपछि सार्वजनिक परीक्षण जस्ता विधिहरूको अवलम्बन गर्छौँ. तर यो फाइनान्सियल अडिट र म्यानेजरियल अडिट, म्यानेजमेन्ट अडिट चाहिँ यी अन्तर सम्बन्धित विषयहरू हुन् है, अन्तर सम्बन्धित विषयहरू हुन् किनभने सङ्गठनभित्रको नियन्त्रणसँग सम्बन्धित छन्. फाइनान्सियल अडिट पनि फाइनान्सियल कन्ट्रोलको टुल हो, मिन्स हो. म्यानेजरियल अडिट चाहिँ म्यानेजमेन्टको कन्ट्रोलको, इट इज नट ए म्यानेजमेन्ट कन्ट्रोल टुल अथवा म्यानेजरियल कन्ट्रोल टुल, द्याट मिन्स इट इज नट अबाउट ए म्यानेजमेन्ट कन्ट्रोलिङ दि इम्प्लोइज पर्फर्मेन्स इन अर्गनाइजेसन. तर यो चाहिँ सङ्गठनभन्दा बाहिरको अधिकार प्राप्त यो परीक्षणकर्ता एजेन्सी वा व्यक्ति वा व्यक्तिहरूको समूहले सङ्गठनको व्यवस्थापनको परीक्षण गर्ने हो यो चाहिँ. त्यसैले म्यानेजमेन्ट अडिट भनेको सिम्पल के हो त भन्दा, इट इज दि अप्राइजल अफ द क्वालिटी अफ म्यानेजमेन्ट है, व्यवस्थापनको गुणस्तरको परीक्षण गर्ने काम. व्यवस्थापनको गुणस्तर भनेको के हो त भन्दा, व्यवस्थापकको निर्णय गर्ने क्षमता कस्तो छ, उसले गरेका निर्णयका आधारहरू कस्ता लिएर गर्ने गरेको छ, निर्णय कतिको प्रभावकारी भयो, अनि त्यसको कार्यान्वयन गर्न कस्तो कार्यविधि अवलम्बन गरेको छ, कार्य सम्पादनमा कतिको अब्बल छ अथवा पर्फर्मेन्स कस्तो छ, त्यो टोटल अर्गनाइजेसनको, इट मिन्स म्यानेजमेन्टको होइन, ऐन कानुन नियम नीतिहरू कस्ता कस्ता प्रयोग भएका छन्, तिनीहरू एप्रोप्रिएट छन् कि छैनन्, सङ्गठनको संरचना कस्तो अवलम्बन गरिएछ, प्रविधिको कस्तो प्रयोग गरिएछ, कर्मचारी दरबन्दी कति छ, सेवा सुविधा उनीहरूलाई कति, यी यावत कुरा सबै हेरिन्छ है. त्यसैले व्यवस्थापन परीक्षण भनेको इट इज ए सिस्टमेटिक एन्ड अब्जेक्टिभ अप्राइजल अफ, ए सिस्टमेटिक एन्ड अब्जेक्टिभ एनालिसिस अफ, इभ्यालुएसन अफ द क्वालिटी अफ म्यानेजमेन्ट. कुनै पनि सङ्गठनमा व्यवस्थापनको गुणस्तरको व्यवस्थित र वस्तुगत ढङ्गले लेखाजोखा गर्ने कामलाई हामी व्यवस्थापन परीक्षण भनेर भन्छौँ. यो म्यानेजमेन्ट अडिट इन्क्लुड्स बोथ इन्डिभिजुअल लेभल एन्ड देन यो के भन्छ इन्स्टिट्युसनल लेभल है, अथवा टोटल ग्रुप अफ डिसिजन मेकर ओर म्यानेजर. यसले यो चाहिँ व्यक्तिगत तहको पनि यसले मूल्याङ्कन गर्छ. व्यक्ति भनेको म्यानेजर एज एन इन्डिभिजुअल, को कतिको इफेक्टिभ छ, प्रभावकारी छ, कम्पिटेन्ट छ, अथवा सफल छ भन्ने कुरा व्यक्तिको म्यानेजरको पनि मूल्याङ्कन गर्छ भने होल सङ्गठन म्यानेजमेन्टले नै लिड गरिराखेको हुँदाखेरि होल सङ्गठनको पनि अथवा म्यानेजमेन्ट टिमकै वा अर्गनाइजेसन टिमकै डिसिजन मेकर टिमकै मूल्याङ्कन पनि गर्छ. द्याट्स वाइ म्यानेजमेन्ट अडिट क्यान बी एट इन्डिभिजुअल लेभल एट द सेम टाइम एट इन्स्टिट्युसनल ओर अर्गनाइजेसनल लेभल ओर टिम लेभल. अहिलेसम्म तपाईँलाई दुईवटा कुरा मात्रै भने मैले सरलताका लागि, यो चाहिँ व्यवस्थापनको गुणस्तरको व्यवस्थित र वस्तुगत परीक्षण गर्ने पद्धति हो व्यवस्थापनको सङ्गठनमा, अपरेसनको होइन म्यानेजमेन्टको. अनि त्यसपछि गएर यो चाहिँ व्यवस्थापक व्यक्तिका रूपमा व्यवस्थापकको पनि क्षमताको परीक्षण अथवा कार्य सम्पादनको परीक्षण वा उसको कार्य सम्पादनको गुणस्तरको परीक्षण हुन्छ भने, अर्को चाहिँ अर्गनाइजेसन वा इन्स्टिट्युसनका हिसाबले समग्र टिमको व्यवस्थापकीय टिमको म्यानेजमेन्ट एज ए टिम पनि परीक्षण हुन्छ अनि म्यानेजर एज एन इन्डिभिजुअल पनि परीक्षण हुन्छ भनेर हामीले बुझ्नुपर्ने हुन्छ. त्यसैले अलिकति इलाबोरेट गर्ने हो भने चाहिँ यो कस्तो हो त भन्दा, सङ्गठनको समष्टि पक्षहरूको विस्तृत परीक्षण हो भन्न पनि सकिन्छ, तर इट डज नट मिन द्याट म्यानेजमेन्ट अलवेज डु एन एक्सटेन्सिभ अप्राइजल अफ एभ्री पार्ट अफ अर्गनाइजेसन. इट मे चुज ए पार्ट अफ अर्गनाइजेसन एन्ड डु म्यानेजमेन्ट अडिट. यो व्यवस्थापन परीक्षणले चाहिँ सङ्गठन सिङ्गो साङ्गो पाङ्गोको परीक्षण नगर्न पनि सक्छ, गर्न पनि सक्छ, अथवा त्यो मध्ये एउटा पाटोको मात्रै म्यानेजमेन्ट अडिट हुन पनि सक्छ. त्यो भनेको के हो त भन्दा, सङ्गठनभित्र चाहिँ तपाईँले पोलिसी आस्पेक्टको गर्न सक्छ वा अर्गनाइजेसनको एउटा विङ एउटा डिभिजनको म्यानेजमेन्ट अडिट गर्न सकिन्छ, वा सिङ्गो अर्गनाइजेसनको पोलिसीको स्ट्रक्चरको ह्युमन रिसोर्सको प्रोसिड्युर कार्यविधिको यो सबैको एकैचोटि पनि गर्न सक्छ. त्यसैले म्यानेजमेन्ट अडिट क्यान बी अफ दि होल अर्गनाइजेसन इन एन एक्सटेन्सिभ म्यानर अफ एभ्री आस्पेक्ट अफ द म्यानेजमेन्ट, अर इट क्यान बी अफ ए पार्ट अफ अर्गनाइजेसन पार्ट अफ फङ्सन, त्यो पनि हुनसक्छ. तर अब्जेक्टिभ अफ द म्यानेजमेन्ट अडिट इज टु चेक दि इफेक्टिभनेस अफ म्यानेजर. यो व्यवस्थापकहरूको वा व्यवस्थापनको दुइटै व्यक्ति र समूह भने नि, समूहलाई भन्ने हो भने व्यवस्थापन भन्नु पऱ्यो, व्यक्ति भन्ने हो भनेदेखि चाहिँ व्यवस्थापकको. त्यसैले व्यवस्थापक वा व्यवस्थापनको कार्य सम्पादनको प्रभावकारिता को परीक्षण गर्ने हो यसले चाहिँ, चाहे एउटा पार्टको गरोस् चाहे चाहिँ यसले होल अर्गनाइजेसनको गरोस्. एकै मिनट है तपाईँ. So it can be of the whole organization in an extensive manner. At the same time, it can also be of a part of organization. But the objective is to judge, to evaluate the effectiveness of managers or the management. And it is also called a compliance of rules, कम्प्लायन्स अफ प्रोसिजर, त्यसलाई पनि हेर्छ. उनीहरूले नियम कार्यविधि पद्धति प्रणालीको पालना गरेका छन् कि छैनन् भनेर पनि हेर्छ. अनि व्यावसायिक मापदण्डहरूको पालना भएको छ कि छैन भनेर पनि हेर्ने भयो. पछि क्षेत्रमा मैले डिटेलमा भन्छु तपाईँलाई. तर यहाँ त्यस्तै गरिकन क्वालिटी अफ डेटा हेर्न सक्ने भयो. म्यानेजर मेक्स डिसिजन एन्ड हाउ मच इफेक्टिभ द डिसिजन्स आर भन्ने हेर्नका लागि चाहिँ हाउ मच द डेटा आर क्वालिटेटिभ भन्ने नहेरिकन थाहा हुँदैन. त्यसैले सङ्गठनभित्र म्यानेजरहरूले व्यवस्थापकहरूले ऐन नियम कानुन कार्यविधिको पालना कतिको गरेका छन्, व्यावसायिक मापदण्डहरूको परिपालना भएको छ कि छैन, निर्णय गर्दा प्रयोग हुने तथ्याङ्कहरूको गुणस्तर कस्तो छ, पर्याप्त रिलायबल भ्यालिड छ कि छैन होइन, अनि सम्पादित कामको चाहिँ गुणस्तर कस्तो छ त्यो पनि हेर्छ. यो पर्फर्म रेस्पोन्सिबिलिटी अथवा पर्फर्मेन्सको क्वालिटी पनि हेर्ने भयो होइन. अनि त्यसपछि गएर त्यसका आधारमा फेरि एकचोटि तपाईँलाई दोहोऱ्याइदिउँ के कुरा, बृहत् सङ्गठनको एउटा पार्टको सङ्गठनको व्यवस्थापक वा व्यवस्थापनको प्रभावकारिता हेर्ने हो त्यसको, होइन गुणस्तरीयता प्रभावकारिता हेर्ने हो, के हेरेर उनीहरूले ऐन कानुन नियम नीति कार्यविधिको पालना कतिको गरेका छन् भन्ने कुरा हेरेर, व्यावसायिक मापदण्डहरूको पालना गरेका छन् कि छैनन् भन्ने कुरा हेरेर, उनीहरूले डिसिजन गर्दा निर्णय गर्दा प्रयोग गर्ने तथ्याङ्कहरू कतिको रिलायबल भ्यालिड छन् छैनन्, होइन विश्वसनीय र गुणस्तरीय छन् छैनन् भन्ने हेरेर, समग्र उनीहरूको कार्य सम्पादनको पनि गुणस्तर हेरेर चाहिँ के गरिँदो रहेछ, व्यवस्थापन र व्यवस्थापकको गुणस्तरीयताको परीक्षण गरिँदो रहेछ व्यवस्थापन परीक्षणमा, र त्यो गरेर यी सबै कुरामा कुनै समस्याहरू छन् कमजोरीहरू छन् भने पहिचान गरेर सुधारका लागि चाहिँ सिफारिस अथवा सुझाव दिने काम नै व्यवस्थापन परीक्षण गरेको। त्यो सिम्पल भाषामा दोहोऱ्याइदिउँ, कुनै पनि सङ्गठनमा व्यवस्थापकको प्रभावकारिता वा व्यवस्थापकको गुणस्तरीयता पहिचान गर्नका निमित्त उनीहरूको रु ऐन कानुन नियमको परिपालनाको अवस्था, व्यावसायिक मापदण्डहरूको परिपालनाको अवस्था, निर्णय गर्दाखेरि प्रयोग गर्ने तथ्याङ्कको गुणस्तरीयता र सम्पादित कामको गुणस्तरीयता जस्ता पक्षहरूको लेखाजोखा गरी तिनीहरूमा कुनै समस्या भए सुधारका लागि सुझाव समेत दिने कामलाई चाहिँ हामी व्यवस्थापन परीक्षणको भन्दा रहेछौँ। अब कसले गर्छ भन्ने यहाँ मैले भनेकै छैन, पछि आउँछ। व्यवस्थापन परीक्षण चाहिँ सार्वजनिक व्यवस्थापनको सन्दर्भमा ऐन कानुनले तोकेको संस्थाले अनि व्यावसायिक किसिमको सक्षम व्यवस्थापकहरू के अरे परीक्षकहरू व्यवस्थापन परीक्षक तोकेर पठाएर व्यवस्थापन परीक्षणको हल्ला आइरहेको छ त के भयो रिको आयो तपाईँ सबैको म्युट गर्नुहोस् है। अनि त्यो के अरे टोली खटाएर जसरी हामीले फाइनान्सियल अडिट गर्थ्यौँ त्यसै गरी टोली खटाएर उनीहरू मार्फत गराइन्छ व्यवस्थापन परीक्षण, त्यो पछि कसले कसरी भन्नेमा मैले भनिहाल्छु। त्यसैले यहाँ यति बुझ्नु पर्यो कि यो चाहिँ सार्वजनिक सङ्गठन कुनै सङ्गठन वा साङ्गठनिक इकाइको चाहिँ व्यवस्थापनको गुणस्तरीयता परीक्षण गर्ने काम व्यवस्थापन परीक्षण हो, तर त्यो गरिरहँदाखेरि चाहिँ धेरै कुराहरू अघि मैले टाढा भन्ने अब धेरै भित्र जाँदै जाँदा थुप्रो कुराहरू आउँछ सबै समेटिन्छ सङ्गठनभित्रको। त्यसैले त्योभित्र के हेरिन्छ त भन्दा अघि भनेकै एउटा फेरि मैले तपाईँलाई के भन्दै हो भनेदेखि ऐन कानुन नियमको परिपालनको अवस्था हेरिन्छ डेफिनेटली, व्यावसायिक मापदण्डको परिपालनको अवस्था हेरिन्छ, तथ्याङ्कको गुणस्तरीयता हेरिन्छ, सम्पादित कामको पनि गुणस्तरीयता हेरिन्छ, अनि यी सबै कुराहरूलाई गुणस्तरीय बनाउन त्यहाँ प्रयोग गरिएको संरचना कस्तो छ सङ्गठन संरचना त्यो पनि हेरिने भयो, अनि त्यसपछि त्यसका नीति योजना कार्यक्रम बजेट कतिको अब्जेक्टिभसँग मेल खालका छन् कि छैनन् त्यो पनि परीक्षण गरिन्छ, त्यस्तै मानव संसाधनको अवस्था के छ त्यसको पनि परीक्षण गरिन्छ, भौतिक संसाधनको अवस्थाको पनि परीक्षण गरिन्छ, होइन त्यसैले सबै कुराहरूको वृहत कुराहरूको परीक्षण गरेर अल्टिमेटली उद्देश्य चाहिँ व्यवस्थापन कतिको प्रभावकारिता छ त भनेर हेरिन्छ। जसरी फाइनेन्सियल अडिटमा मित्रव्ययिता कार्यकुशलता प्रभावकारिता यो हेरिन्थ्यो, यसमा पनि डेफिनेटली हेरिन्छ, स्रोत साधनको मितव्यय प्रयोग भएको छ कि छैन, कार्यकुशलता कायम गरिएको छ कि छैन, काम गर्ने सन्दर्भमा प्रक्रियागत संक्षिप्तता सरलता पारदर्शिता जस्तो खालको, र त्यो काम जवाफदेहीपूर्ण ढङ्गले गरिएको छ कि छैन भने डेफिनेटली त्यो पनि हेरिन्छ। त्यसैले सङ्गठनमा अब ऐन कानुनको परिपालना, व्यावसायिक मापदण्डहरूको परिपालना, गुणस्तरीय तथ्याङ्कको प्रयोगको अवस्था, सम्पादित कामको गुणस्तर, काम गर्न प्रयोग गरेको संरचना, कर्मचारी वा जनशक्ति, त्यसपछि अन्य स्रोत साधन, भौतिक स्रोत साधन, अनि यी सबै प्रयोग गरेर काम गर्दाखेरि इफिसियन्सी, इफेक्टिभनेस, इकोनोमी जस्ता प्रिन्सिपलहरूको परिपालना भएको छ कि छैन भनेर मूल्याङ्कन गरेर त्यसमा कुनै कमी कमजोरी छन् भने पहिचान गरेर सुधारका लागि सुझाव पनि दिने काम चाहिँ के हो त भन्दा व्यवस्थापन परीक्षण हो। लेट्स रिकल इट इन पोइन्ट वाइज है, अब बुँदागत रूपमा कसरी भन्न सक्नुहुन्छ त भन्दा नम्बर एक, व्यवस्थापन गुणस्तरको व्यवस्थित र वस्तुगत परीक्षण हो। अघि नै मैले भनिहालेँ व्यवस्थापन परीक्षण भनेको व्यवस्थापनको गुणस्तरको है, व्यवस्थापन एज ए इन्डिभिजुअल अर ए ग्रुप टिम त्यसको गुणस्तरको व्यवस्थित र वस्तुगत परीक्षण हो। नम्बर दुई, यसले सङ्गठनको कुनै खास भाग वा सिङ्गो सङ्गठनको क्षेत्रलाई समेटेर परीक्षण गर्न सक्छ, त्यो पनि अघि मैले डेफिनेसनमै भनेको कुरालाई पोइन्टमा बनाइदिए मात्रै हो यहाँ। तेस्रो, विद्यमान नीति नियम प्रक्रिया मापदण्ड अनुरूप व्यवस्थापनले आफ्नो काम गरेको छ कि छैन भनेर हेरिन्छ। ऐन कानुन नियम प्रक्रिया कार्यविधि यसको कम्प्लायन्स अघि डिसिप्लिन के अरे डिफाइनमै डेफिनेसनमै त्यो आइहाल्यो। त्यसपछि यसमा के गरिन्छ त भन्दा सम्पादित कामको स्तर र त्यो काम गर्नका लागि प्रयोग गरिएका विधि कार्यविधिहरू त्यसको पनि यसले मूल्याङ्कन गर्छ। पर्फर्मेन्सको स्ट्यान्डर्ड र त्यसका लागि प्रयोग गरिने कार्यविधिहरू, अर्को निर्णय गर्दाखेरि निर्णयकर्ताले व्यवस्थापनले प्रयोग गरेका तथ्याङ्कहरूको रिलायबिलिटी भ्यालिडिटी एक्युरेसी होइन एडिक्वेसी यो कुरा पनि हेरिन्छ। तथ्याङ्कको गुणस्तर तथ्याङ्क विश्वसनीयता तथ्याङ्कको पर्याप्तता पनि हेरिन्छ। अनि अर्को कुरा चाहिँ पर्फर्मेन्सको एक्सपेक्टेड आउटकमसँग तुलना गरेर र गुणस्तर दुइटै हेरिन्छ। कति कार्य सम्पादन भएको छ त्यो पनि हेरिन्छ। यो वर्षको वार्षिक लक्ष्य यति थियो तर चाहिँ उपलब्धि चाहिँ भौतिक यति भयो वित्तीय यति भयो भनेर अपेक्षितसँग लक्षितसँग सम्पादित कामलाई पनि उपलब्ध हेरेर के अरे हेरिन्छ। तर त्यो खालि परिणामलाई मात्रै हेरिँदैन, त्यसको गुणस्तरलाई पनि हेरिन्छ। लक्षित कामको तुलनामा सम्पादित कामको परिणाम र त्यसको गुणस्तर दुइटैलाई पनि हेरिने भयो। अर्को चाहिँ विगतदेखि हालसम्मका उपलब्धिहरूको मूल्याङ्कन कम्पेरिटिभ भनौँ न, गत गत वर्षमा कस्तो थियो अहिले कस्तो भयो, यसरी तुलनात्मक मूल्याङ्कन गरेर अब यही गतिमा यही दिशामा अगाडि बढ्यो भनेदेखि आगामी दिनमा पाँच वर्षमा सङ्गठन कहाँ पुग्ला, त्यो त्यसको गति कतातिर हुन्छ भनेर प्रोजेक्सन पनि गर्छ म्यानेजमेन्ट अडिटले। किनभने यसले त पोलिसी एडभाइस गर्ने हो नि। जस्तो उदाहरणका लागि चाहिँ संविधान जारी भएको आज चाहिँ 72 77 भन्दा पाँच वर्ष पुरा भयो भन्नुपर्छ होला होइन। अनि त्यसरी पाँच वर्ष पुरा हुँदाखेरि चाहिँ संविधानले 10 यस्तो समृद्धि ल्याउने भनेर केही लक्ष्य राखेको थियो भने अब पाँच वर्षमा अहिले यति उपलब्धि हासिल भयो, पाँच अर्को पाँच वर्षमा के होला त स्टाटस भन्दा त सजिलै पूर्वानुमान गर्न सकिन्छ नि। त्यसैले म्यानेजमेन्ट अडिटले चाहिँ इट कम्पेयर्स दि रिसेन्ट अचिभमेन्ट विथ दि पास्ट अचिभमेन्ट एन्ड देन अन द बेसिस अफ करेन्ट अचिभमेन्ट इट डज दि प्रोजेक्सन अफ फ्युचर अचिभमेन्ट, भोलि के हुन्छ भनेर त्यसको प्रोजेक्सन पनि गर्छ र पोलिसी रेकमेन्डेसन गर्छ यसले होइन, उसलाई चाहिँ नीतिगत सुधार के गर्नुपर्छ भनेर व्यवस्थापनलाई दिन्छ। त्यति मात्रै गर्दैन, यस्तो नतिजा किन आयो त यो गुणस्तरको यति परिणामको, त्यसैले उपलब्ध नतिजाको पछाडिका कारणहरू समस्याहरू पहिचान गर्ने र त्यसको विश्लेषण गर्ने पनि गर्छ है। र ती कारण समस्या पहिचान गरेर विश्लेषण गरिसकेपछि अब भोलिका लागि सुधार गर्नलाई के गर्नुपर्छ भनेर सुधारको सुझाव पनि दिन्छ। सो यसरी हामीले व्यवस्थापन परीक्षणलाई चाहिँ परिभाषित गर्न सक्छौँ बुँदागत रूपमा है। अब यो व्यवस्थापन परीक्षणमा चाहिँ खास गरिकन निष्पक्षता कायम गर्न यो स्वतन्त्र संस्था र विज्ञहरूको समूह वा विज्ञ सल्लाहकारहरू मार्फत गराइनु राम्रो हुन्छ भनिन्छ। जसले अडिट गर्ने हो नि म्यानेजमेन्ट अडिट, त्यो चाहिँ के हुनुपर्छ, स्वतन्त्र संस्था हुनु पर्यो, निष्पक्ष हुनु पर्यो र विज्ञहरूको समूह मार्फत यो अडिटको काम चाहिँ गराइनु पऱ्यो। अडिटलाई म्यानेजमेन्ट अडिटलाई म्यानेज गर्ने गरी एउटा मन्त्रालयले काम गर्न सक्छ तर अडिट गर्न जाने मान्छे चाहिँ विज्ञहरू हुनुपर्छ। तिनीहरूलाई सट्टामा हायर गरेर 3-2 कतिको काम हो अडिट गर्ने, त्यसरी खटायो भने बढी इफेक्टिभ हुन्छ भनेर भनिन्छ। अब यो म्यानेजमेन्ट अडिटका विभिन्न प्रकारहरू हुन्छन्, व्यवस्थापन परीक्षणका विभिन्न प्रकारहरू हुन्छन्। त्यस्ता प्रकारमा चाहिँ हामीले सिम्पल भयो कुनै थियोरेटिकल त्यत्रो ठुलो अनिवार्य प्रकारै हुने भन्ने होइन, बनाएको भनौँ न, कहिलेकाहीँ टाइप्स अफ म्यानेजमेन्ट अडिट भनेर सोद्धाखेरि एउटा त कम्प्लिट म्यानेजमेन्ट अडिट भनेको पूर्ण व्यवस्थापन परीक्षण। तपाईँले अघिदेखिको डेफिनेसनदेखि अघि मैले बुदागत रूपमा परिचय गराएँ, त्यो सबैमा आइदर ए पार्ट अफ एन अर्गनाइजेसन ओर ए होल अर्गनाइजेसन इन एन एक्सटेन्सिभ म्यानर भनेर भन्ने बित्तिकै दुईवटा प्रकार हुँदो रहेछन् है भनेर त अनुमान गर्नुभयो होला। पूर्ण व्यवस्थापन परीक्षण वा चाहिँ आंशिक भनेर हुनसक्छ। त्यसैले एउटा चाहिँ पूर्ण व्यवस्थापन परीक्षण कम्प्लिट म्यानेजमेन्ट अडिट भन्ने हुन्छ। यो चाहिँ सङ्गठनको सम्पूर्ण क्रियाकलापको लक्ष्य र उपलब्धि बिचको विश्लेषण गरेर तुलना गरेर अनि त्यसबिचको अन्तरलाई मापन गर्ने काम र सुझाव दिने काम गरिन्छ, चाहिँ पूर्ण भयो। अब आंशिक भन्यो भने चाहिँ पार्टको सङ्गठनको कुनै पार्टको सङ्गठनको कामको कुनै पार्टको मात्रै म्यानेजमेन्ट अडिट गरेर सुझाव दिने हुन्छ भने त्यसलाई चाहिँ पार्सियल चाहिँ म्यानेजमेन्ट अडिट भनेर भन्न सकिन्छ। त्यस्तै गरिकन अर्को चाहिँ नियमितता व्यवस्थापन परीक्षण भन्ने हुन्छ, कम्प्लायन्स म्यानेजमेन्ट अडिट। सो कम्प्लायन्स म्यानेजमेन्ट अडिट वा नियमितता व्यवस्थापन परीक्षणको फोकस चाहिँ केमा हुन्छ त भन्दाखेरि ऐन कानुन नियमको परिपालना कतिको गरेको छ व्यवस्थापनले काम गर्दाखेरि भन्ने कुरामा बढी यसले के गर्छ फोकस गर्छ, त्यसलाई कम्प्लायन्स भनेर भनिन्छ। ऐन नियम कानुन संविधान कार्यविधि आदिको परिपालनाको विषयमा जोड दिएर अडिट गरियो, त्यसलाई मूल मर्म बनाएर केन्द्रबिन्दुमा राखेर अडिट गरियो भने। अर्को चाहिँ प्रोग्राम म्यानेजमेन्ट अडिट भन्ने हुन्छ, कार्यक्रम व्यवस्थापन परीक्षण भनेको चाहिँ कुनै पार्टिकुलर प्रोग्रामको मात्रै म्यानेजमेन्ट अडिट गर्ने। एउटा अर्गनाइजेसनमा टेन्स अफ ट्वेन्टिज अफ प्रोग्रामहरू हुनसक्छन् वा हन्ड्रेड्स अफ प्रोग्राम हुनसक्छन् मन्त्रालयहरूमा, त तिनीहरूमध्ये एउटा पार्टिकुलर प्रोग्रामको मात्रै होइन, प्रधानमन्त्री कृषि आयोजना के भन्ने छ नि कृषि मन्त्रालय अन्तर्गत हो त्यसको मात्रै, वा युवा स्वरोजगार कार्यक्रम भन्ने प्रोग्रामको मात्रै अडिट गर्यो भने त्यसलाई चाहिँ कार्यक्रम व्यवस्थापन परीक्षण भनेर भनिन्छ। अर्को चाहिँ फङ्सनल म्यानेजमेन्ट अडिट भन्ने हुन्छ, कार्यात्मक व्यवस्थापन परीक्षण। अब यो फङ्सनल म्यानेजमेन्ट अडिटले चाहिँ के हेर्छ त भन्दाखेरि अब यो संरचना जनशक्ति स्रोत यी कुराहरू भन्दा पनि यसले चाहिँ यो कार्यान्वयनात्मक पक्ष अथवा कार्यान्वयनको पाटो वा परिणाम नतिजा कति आएको छ भन्ने रिजल्ट बेस भएर सम्पादित कामलाई मात्रै केन्द्रबिन्दुमा राखेर यसले चाहिँ परीक्षण गर्नमा जोड दिन्छ होइन। त्यसैले गर्दाखेरि यो फङ्सनल भनेर किन भनेको त भन्दा नतिजामा है नतिजामा केन्द्रित भएर कति कार्य सम्पादन भयो त्यो अपेक्षाको तुलनामा कति कम हो वा कति बढी हो भन्ने हिसाबले गर्छ भने त्यसलाई चाहिँ हामी फङ्सनल भनेर भन्छौँ। फङ्सनल पर्फर्मेन्स सरी के अरे म्यानेजमेन्ट अडिट भनेर भन्छौँ है। अब यसरी यी विभिन्न प्रकार हामीले सिम्पली बनाउन सक्छौँ अहिलेको डेफिनेसनकै आधारमा। अब यो म्यानेजमेन्ट अडिटका चाहिँ चरणहरू हुन्छन् है, यसको साइकल अथवा यसको चरण व्यवस्थापन परीक्षणका चरणहरू स्टेप्स अफ म्यानेजमेन्ट अडिट भन्यो भने चाहिँ जम्मा चारवटा चरणमा म्यानेजमेन्ट अडिट गरिन्छ। सिम्पल एउटा चाहिँ उद्देश्यहरूको पहिचान गरिन्छ, अब्जेक्टिभ आइडेन्टिफिकेसन, के को अब्जेक्टिभ म्यानेजमेन्ट अडिट गर्ने उद्देश्य है, किन म्यानेजमेन्ट अडिट गर्नु परेको हो, के उद्देश्यले गर्नु परेको हो भनेर उद्देश्य पहिचान गरिन्छ। कुनैको मान्यो कुनै अर्गनाइजेसनको म्यानेजमेन्ट अडिट गर्ने भने पनि देन फर वाट के उद्देश्यले गर्ने भनेर उद्देश्यहरूको पहिचान गरिन्छ। र दोस्रोमा चाहिँ के गरिन्छ त भन्दाखेरि त्यो उद्देश्यमा आधारित भएर प्लानमा परेको अर्गनाइजेसनको इन्स्टिट्युसनको अब तथ्य र अवस्थाको विश्लेषण गरिन्छ, एनालिसिस अफ फ्याक्ट एन्ड सिचुएसन है। जुन उद्देश्यले म्यानेजमेन्ट अडिट गर्ने भनिएको हो त्यो उद्देश्य प्राप्ति गर्नका लागि त्योसँग सरकार राख्ने फ्याक्ट्सहरू के छन् त्यो निकायमा भनेको तथ्याङ्क तथ्य यिनीहरूको प्रमाण यिनीहरूको अध्ययन गर्ने कुरा विश्लेषण गर्ने कुरा र त्यो तथ्यहरूको विश्लेषणले कस्तो अवस्था देखाउँछ त त्यहाँ है त्यो सङ्गठनको कस्तो अवस्था देखाउँछ। त्यसैले दोस्रो स्टेपमा चाहिँ तथ्य र अवस्थाको विश्लेषण फ्याक्ट एन्ड सिचुएसन एनालिसिस गरिन्छ। र त्यो फ्याक्ट एन्ड सिचुएसन एनालिसिस गरिसकेपछि तेस्रोमा चाहिँ त्यो त्यही फ्याक्ट र सिचुएसनको एनालिसिसले हामीलाई समस्या उजागर गरिदिन्छ। त्यसैले समस्या तथा अवसरहरूको पहिचान गरिन्छ, फ्याक्ट एन्ड सिचुएसन एनालिसिसले चाहिँ प्रब्लम एन्ड अपर्च्युनिटीलाई आइडेन्टिफाई गरिदिन्छ, समस्या र अवसरको पहिचान गर्छ। र अन्तिममा चाहिँ सुझाव सहितको प्रतिवेदन, जब तपाईँले समस्या पत्ता लगाउनुभयो भने सुझाव दिन सकिहाल्नुहुन्छ, अवसर र समस्या पहिचान भएपछि अनि सुझाव सहितको प्रतिवेदन। द्याट सो देयर आर फोर स्टेजेस अफ म्यानेजमेन्ट अडिट। इट इज अल अबाउट, फर्स्ट स्टेप इज अबाउट डिटरमाइनिङ द अब्जेक्टिभ अफ म्यानेजमेन्ट अडिट, सेकेन्ड वान इज एनालिसिस अफ फ्याक्ट्स एन्ड सिचुएसन, थर्ड वान इज आइडेन्टिफिकेसन अफ प्रब्लम एन्ड अपर्च्युनिटी, एन्ड द फोर्थ वान इज रेकमेन्डिङ सजेसन फर इम्प्लिमेन्टेसन। यसरी म्यानेजमेन्ट अडिटको ब्रोडली चारवटा चरणहरू हुन्छ। तर के हो त प्रक्रिया, त्यो चरणभित्र पनि एक दुई तिन चार पाँच छ गरेर त के के एक्टिभिटी गरिन्छ त म्यानेजमेन्ट अडिटमा भन्दा, यसलाई चाहिँ व्यवस्थापन परीक्षणको प्रक्रिया भनिन्छ। यो चाहिँ व्यवहारिक नेपालमा हुँदा वा कुनै पनि ठाउँमा वास्तविक म्यानेजमेन्ट अडिट हुँदा चाहिँ के हुन्छ भने त्यो एक्टिभिटी वाइज कुरा गर्दाखेरि सबभन्दा पहिला प्रमुख व्यवस्थापकहरूको प्रारम्भिक चाहिँ अन्तर्वार्ता लिइन्छ है। तपाईँ म्यानेजमेन्ट अडिट गर्न गइसकेपछि चाहिँ के गर्नुहुन्छ त भन्दा त्यो सङ्गठनका एउटा मात्रै व्यवस्थापक त हुँदैन, प्रमुख व्यवस्थापकहरू डिपार्टमेन्ट हेड, डिभिजन चिफ, सेल्स डिभिजन चिफ, फाइनान्स डिभिजन चिफ होइन, लिगल चिफ, यस्तो भयो नि, तिनीहरू सबै व्यवस्थापक हुने, यस्ता महत्त्वपूर्ण र प्रमुख व्यवस्थापकहरूको प्रारम्भिक अन्तर्वार्ता लिइन्छ। के छ, कसरी काम गर्नुहुन्छ, कुन ऐन कानुन नियमको प्रयोग गर्नुभएको छ, कुनै समस्याहरू छन् कि छैनन्, बिना कानुन काम गर्नुपर्ने अवस्था छ कि छैन, जनशक्ति कति छन् तपाईँका, के समस्या छ होइन, प्रविधिको प्रयोग कतिको गरिएको छ, लजिस्टिकहरू पर्याप्त छ कि छैन, यी सारा कुरा सोधिन्छ भनौँ न, प्रारम्भिक अन्तर्वार्ता लिइन्छ पहिलोमा। अब दोस्रोमा चाहिँ के गरिन्छ त भन्दा उसको अन्तर्वार्ताको आधारमा एक किसिमको इम्प्रेसन बनाइन्छ, उसले त जवाफ दिन्छ, सायद सङ्गठनभित्रका कमजोरीहरू लुकाएर आर्टिफिसियल जवाफ दिएको पनि हुनसक्छ, त्यसरी त्यो अन्तर्वार्तामा टेकेर अब अन्तर्वार्ताकै भेरिफिकेसन, उसले दिएको इन्फर्मेसनको भेरिफिकेसन हुने गरी अब के गरिन्छ त भन्दा त्यो सङ्गठनको बजेट, योजना, नीति, कार्यक्रम, कहिलेकाहीँ प्रतिवेदन, वित्तीय विवरण होइन आदि कागजातको अध्ययन गरिन्छ। अर्कोमा चाहिँ है व्यवस्थापकहरूको प्रारम्भिक अन्तर्वार्ता लिइसकेपछि त्यसको आधारमा एउटा धारणा बनाएर सङ्गठनको नीति, योजना, कार्यक्रम, वित्तीय विवरण, कार्यविधि आदि र विगतका प्रतिवेदनहरू तिनीहरूको चाहिँ अध्ययन गर्ने काम हुन्छ। दोस्रो स्टेजमा कतिको व्यवस्थापनले प्रभावकारी ढङ्गले निर्णय गर्ने र कार्यान्वयन गराउने काम गरेको छ कि छैन भन्ने पत्ता लगाउनलाई। अर्को चाहिँ त्यति गरिसकेपछि अब बल्ल अध्ययनको कार्यतालिका र विस्तृत योजना तर्जुमा गरिन्छ है। त्यो डिटेलको अध्ययन गरिसकेपछि अब चाहिँ म्यानेजमेन्ट अडिट कसरी गर्ने भनेर चाहिँ कार्यतालिका र विस्तृत योजना बनाइन्छ। अनि तथ्यहरूको पहिचानका लागि अन्तर्वार्ता अध्ययन तथा अवलोकन, माथिको प्रारम्भिक चाहिँ एकदम बेसिक हुनका लागि थियो, अब यो सबै गरेर योजना अनुरूप जुन योजना बनाइयो म्यानेजमेन्ट अडिटको प्लान, त्यो अनुरूप चाहिँ अब के गरिन्छ त भन्दाखेरि तथ्यहरूको पहिचान गर्न गइन्छ, यो प्राइमरी सेकेन्डरी डेटाहरू खोजी गर्ने यो गर्ने, अनि त्यसका लागि आवश्यक परे अन्तर्वार्ता फेरि अध्ययन अवलोकन भ्रमण यो सबै गर्ने काम हुन्छ। र पाँचौँमा चाहिँ त्यो सङ्गठनसँग सम्बन्धित भन्दा पनि कुनै न कुनै किसिमले सरोकार राख्ने तर सङ्गठनभन्दा बाहिरका मानिसहरूको सङ्गठनप्रतिको धारणा के छ, सङ्गठनप्रतिको विश्वास के छ, मूल्याङ्कन के छ भनेर सरोकारवालाहरूको चाहिँ अन्तर्वार्ता लिइन्छ वा सरोकारवालाहरूसँग फोकस ग्रुप डिस्कसन गरिन्छ र उनीहरूले कसरी त्यो सङ्गठनलाई व्यवस्थापनलाई मूल्याङ्कन गरेका छन्, हेरेका छन् भनेर समीक्षा गरिन्छ अर्कोमा। र अर्को चरणमा गएर चाहिँ हामी छैटौँ चरणमा चाहिँ सूचना तथा तथ्याङ्कको विश्लेषण गर्छौँ। अब हामीले प्रारम्भिक अन्तर्वार्ता गऱ्यौँ, ऐन कानुन नियम बजेट कार्यविधि यसको पनि अध्ययन गऱ्यौँ, अनि विस्तृत व्यवस्थापन परीक्षणको कार्ययोजना बनायौँ, त्यो कार्ययोजना बमोजिम हामीले आवश्यक पर्ने तथ्य तथ्याङ्क पहिचान गऱ्यौँ होइन, खोजी गऱ्यौँ, अनि त्यसपछि सङ्गठन बाहिरका सरकारवालाहरूसँग पनि छलफल गऱ्यौँ के धारणा रहेछ भनेर, अनि सूचना र तथ्याङ्क यसबाट हामीले सङ्कलन गऱ्यौँ यी सबै गतिविधिबाट। अब छैटौँमा चाहिँ त्यसपछि यसरी सङ्कलित सूचना तथ्याङ्कको विश्लेषण गर्ने काम हुन्छ, अब एनालिसिस गरिन्छ, नतिजा लेख्नका लागि त्यसको विश्लेषण गर्ने काम हुन्छ, र त्यसपछि गएर सङ्गठनको प्रभावकारिता र कार्यकुशलताको लेखाजोखा गरिन्छ। त्यो डेटाको एनालिसिसको आधारमा सङ्गठन कतिको प्रभावकारी भयो, कार्यकुशल भयो कि भएन, अपेक्षित नतिजा ल्यायो कि ल्याएन भनेर त्यसको विश्लेषण गरिन्छ सातौँ चरणमा। भने आठौँ चरणमा चाहिँ सुधारका लागि सुझाव र अध्ययनको निष्कर्षसहितको प्रतिवेदन व्यवस्थापन समक्ष पेस गरिन्छ। सो देयर आर एट स्टेप्स अथवा स्टेप्स त अघि हामीले चारवटा भन्यौँ, एट मेजर एक्टिभिटिज अफ म्यानेजमेन्ट अडिट प्रोसेस, व्यवस्थापन परीक्षण प्रक्रियाका आठवटा मुख्य क्रियाकलाप हुँदा रहेछन्। एकचोटि फेरि रिकल गराइदिउँ, प्रारम्भिक अन्तर्वार्ता व्यवस्थापकहरूको ऐन कानुन नीति नियम बजेट कार्यक्रम कार्यविधि त्यसको अध्ययन, अनि म्यानेजमेन्ट अडिटको विस्तृत कार्ययोजना तर्जुमा, अनि त्यसका आधारमा चाहिँ तथ्य सूचना सङ्कलन र अध्ययन गर्ने कुरा भयो। त्यसपछि बाहिरका सरकारवालाहरूको धारणा बुझ्ने काम हुन्छ, अनि यी सबैका आधारमा कलेक्टेड तथ्याङ्कको विश्लेषण गरिन्छ र त्यसपछि गएर कार्य सम्पादनको प्रभावकारिताको चाहिँ अब लेखाजोखा गरिन्छ, कतिको प्रभावकारी भयो भएन भनेर, र अन्तिममा निष्कर्षसहितको सुझाव व्यवस्थापन समक्ष प्रतिवेदन चाहिँ पेस गरिन्छ। यसरी व्यवस्थापन परीक्षण गरिन्छ। वाइ डु यु डु म्यानेजमेन्ट अडिट? वाट आर द अब्जेक्टिभ अफ म्यानेजमेन्ट अडिट? किन गर्नु परेको व्यवस्थापन परीक्षण? यसको उद्देश्यहरू के हुन् भन्दाखेरि चाहिँ यसको प्रतिवेदन चाहिँ कहाँ पेस गरिन्छ? व्यवस्थापनलाई पेस गरिन्छ, म्यानेजमेन्टलाई है। अब तर यस्तो हुन्छ, अहिले प्र्याक्टिकलमा हेर्दा नेपालको सन्दर्भमा तपाईँलाई आउँछ, एउटा त्यो व्यवस्थापकलाई पेस गर्ने बित्तिकै सकिँदैन प्रोसेस चाहिँ। व्यवस्थापकलाई पेस गरेर छलफल गरेर उनीहरूको राय, जसरी हामीले फाइनेन्सियल अडिटमा लेखा उत्तरदायी अधिकृतको भनाइहरू सुनेर उसको राय राखेर सच्याउने मौका दिएर अन्तिम प्रतिवेदन चाहिँ खास गरिकन उहाँ पनि राष्ट्रपति थ्रु मन्त्री के अरे संसदमा पेस गरिन्छ फाइनेन्सियलमा, तर यसमा चाहिँ हाम्रोमा चाहिँ त्यो व्यवस्थापकलाई पेस गरिन्छ, व्यवस्थापकसँग छलफल गरिन्छ। अनि यहाँ व्यवस्थापक चाहिँ परीक्षण गर्न जाने अर्गनाइजेसनको व्यवस्थापकमा पेस गरिन्छ, हाम्रो भन्यो भने सामान्य प्रशासन मन्त्रालयमा पेस गरिन्छ, अनि सामान्य प्रशासन मन्त्रालयले मन्त्री परिषदमा पेस गर्छ। यो चाहिँ अहिले पछि आउँछ, यो थियोरेटिकल्ली चाहिँ व्यवस्थापकले गराएको हो, आन्तरिक व्यवस्थापकको नियन्त्रण कायम गर्नका निमित्त गराएको कारणले गर्दाखेरि एकाडेमिक अन्डरस्ट्यान्डिङमा चाहिँ व्यवस्थापकमै पेस गरिन्छ भनेर बुझिन्छ, तर निजामती सेवामा चाहिँ व्यवस्थापकलाई दिइन्छ, छलफल गरिन्छ, उसको राय सुझाव पनि ल्याइन्छ, त्यसपछि पनि कैफियत यहाँ समस्या छ भन्ने बाँकी रह्यो भने त्यो समस्यासहित सङ्घीय मामिला सामान्य प्रशासन मन्त्रालयमा बुझाइन्छ, सङ्घीय मामिला सामान्य प्रशासन मन्त्रालयले सबै निकायहरूको त्यस्तो प्रतिवेदनलाई कम्पाइल गरेर एउटा राष्ट्रिय यो प्रतिवेदन बनाउँछ, राष्ट्रिय स्तरको एकीकृत प्रतिवेदन बनाउँछ, व्यवस्थापन परीक्षण प्रतिवेदन, त्यो मन्त्री परिषदमा पेस हुन्छ। यसरी चाहिँ यो प्रक्रिया चाहिँ यस्तो छ। एनिवे, त्यसैले यसको उद्देश्य चाहिँ के हो त भन्दाखेरि, सङ्गठनको उद्देश्य र लक्ष्यको पहिचान र विश्लेषण गर्नु पनि हो। कुन अर्गनाइजेसनले के काम गर्छ, त्यसको के उद्देश्यहरू छन्, ती पहिचान र विश्लेषण। नत्र पहिला अर्गनाइजेसनको कुनै लक्ष्य हुँदैन थियो, मन्त्रालयको के लक्ष्य भन्ने हुन्थ्यो, कार्यालयको के लक्ष्य, यो मालपोत अफिसको के लक्ष्य हुनु भन्ने हुन्थ्यो, तर अब अहिले चाहिँ लक्ष्य निर्धारण गर्ने गरिन्छ। त्यो म्यानेजमेन्ट अडिटले अर्गनाइजेसनको लक्ष्य पहिचान गर्न र विश्लेषण गर्न मद्दत गर्छ। दोस्रो, सङ्गठनको सम्पादन कार्य सम्पादन जुन हो त्यो, त्यसका उपलब्धि के भए भनेको, कार्य सम्पादनको उपलब्धिको मूल्याङ्कन गरिन्छ, लेखाजोखा गरिन्छ, त्यसले गर्दाखेरि कार्य सम्पादन अपेक्षाकृत रूपमा भएको छ कि छैन भनेर थाहा पाउन मद्दत गर्छ। त्यसैले इभ्यालुएटिङ दि आउटकम अर अचिभमेन्ट अफ पर्फर्मेन्स अफ एन अर्गनाइजेसन, सङ्गठनको व्यवस्थापनको कार्य सम्पादनको मूल्याङ्कन गर्नु, नतिजाको मूल्याङ्कन गर्नु, यो पनि अर्को उद्देश्य हो व्यवस्थापन परीक्षणको। र त्यसरी नतिजाको मूल्याङ्कन गर्दा अर्को चरणमा चाहिँ अपेक्षित नतिजा र प्राप्त नतिजाको बिचको अन्तर पहिचान गर्नु, कति नतिजा ल्याउने भन्ने थियो, अहिले कति ल्याइयो, इन टर्म्स अफ क्वान्टिटी, इन टर्म्स अफ क्वालिटी, इन टर्म्स अफ टाइम, इन टर्म्स अफ कस्ट, है, यो समय, गुणस्तर, लागत, अनि प्रविधि, प्रक्रिया, यी सबैका आधारमा चाहिँ अपेक्षित नतिजालाई प्राप्त नतिजासँग तुलना गरिन्छ, र त्यसमा जब अन्तर छ भने अब समस्या पहिचान गर्ने काम गरिन्छ। समस्यासँगै किन अन्तर रह्यो अपेक्षित नतिजा र प्राप्त नतिजाका बिचमा, त्यसको पछाडिको कारण पहिचान गरिन्छ, त्यो कारण नै समस्या हो, समस्या पहिचान गरिन्छ, र त्यसपछि गएर त्यो समस्याले के कस्ता प्रभावहरू असरहरू पार्छ भन्ने कुराको पनि लेखाजोखा गरिन्छ, यदि त्यसलाई समाधान गरिएन भने भनेर। अब त्यसपछि गएर यो त पर्फर्मेन्सको मात्रै अहिलेसम्म अप्राइजलको कुरा भयो, होइन, सङ्गठनको पर्फर्मेन्सको अप्राइजलको कुरा भयो, लक्ष्य उद्देश्य पहिचान, उपलब्धिको मूल्याङ्कन, अनि यो कुरा भयो। तर अब अर्को कुरा के हेरिन्छ त भन्दाखेरि, यो सङ्गठनमा भएको व्यावसायिक सिप, मानव संसाधनको क्षमता, होइन, अनि त्यसपछि गएर चाहिँ यो उद्यमशीलता आदि हुन्छ नि, इनिसिएटिभ, तत्परता, काम गर्नका लागि तत्परता, जागरुकता, यी पाटोहरू पनि हेरिन्छ, है, जनशक्तिसँग सम्बन्धित पाटोहरू भनेको जनशक्तिको ज्ञान सिप, योग्यता, क्षमताको अवस्था, उत्प्रेरणा मनोबल वा कामप्रतिको लगाव झुकावको अवस्था होइन, अनि त्यसपछि उनीहरूमा भएको उद्यमशीलता र व्यावसायिकता, प्रोफेसनालिजम, इन्टरप्रेनरसिप कतिको छ, ती कुराहरू यो मूल्याङ्कन गरिन्छ भने एउटा मेजर पाटो चाहिँ ह्युमन रिसोर्सको एसेसमेन्ट गर्ने, अप्राइजल गर्ने कुरा रहेछ भने गर्छ यसले भन्ने अर्को उद्देश्य भयो, एउटा मेजर उद्देश्य भने। अर्को चाहिँ यसको उद्देश्य अहिले भइराखेको कार्यविधि संरचना अनि त्यसपछि गएर ऐन नियम नीति आदिमा आवश्यक सुधार गर्नु पनि यसको उद्देश्य हो, किनभने यसले तिनीहरूमा कार्यविधिमा, संरचनामा, जनशक्तिमा, ऐन कानुन नियममा के समस्या छ भनेर पहिचान गरिदिन्छ म्यानेजमेन्ट अडिटले, अनि उसले रेकमेन्ड पनि गर्छ, सुझाव पनि दिन्छ, त्यसका आधारमा चाहिँ सङ्गठनको उद्देश्य, नीतिका नियम, कार्यविधि आदिको संशोधन मूल के अरे परिमार्जन गर्न सकिन्छ, यो पनि अर्को उद्देश्य हो। अर्को चाहिँ के हो भने सङ्गठनमा सुधारका उपायहरू पहिचान गरी सिफारिस गर्नु पनि हो म्यानेजमेन्ट अडिटको, कुन कुन ठाउँमा समस्या छ, के गर्यो भने सुधार हुन्छ भनेर सुधारका रणनीति पहिचान गरेर सिफारिस गर्नु पनि यसको अर्को उद्देश्य हो। भनेदेखि यो सङ्गठनको प्रभावकारिता, कुशलता, मित्रभेयता प्रवर्धन गर्नु पनि म्यानेजमेन्ट अडिट हो, इफेक्टिभली काम गरोस्, इकोनोमिकल्ली काम गरोस्, इफिसियन्टली काम गरोस् हो, त्यसमा यसले योगदान पुर्याउँछ, त्यो पनि अर्को उद्देश्य हो। भने अर्को चाहिँ यो सेवा प्रवाहको सुदृढीकरण अथवा सेवाको सुदृढीकरण मार्फत जनताको सन्तुष्टि अभिवृद्धि गर्ने, सेवाग्राही सन्तुष्टि अभिवृद्धि गर्ने, यानि कि एनहान्सिङ कस्टमर सेटिस्फ्याक्सन बाई इम्प्रुभिङ दि क्वालिटी अफ सर्भिसेस अथवा बाई स्ट्रेन्थनिङ दि सर्भिस डेलिभरी सिस्टम, सर्भिस डेलिभरी प्रोसिजर एन्ड इट्स क्वालिटी, त्यो गरेर सेवाग्राहीको सन्तुष्टि अभिवृद्धि गर्नु पनि यसको उद्देश्य हो। भने अर्को चाहिँ सङ्गठन इटसेल्फमा, अर्गनाइजेसन इटसेल्फमा चाहिँ समय सापेक्ष सुधार गर्नु है, अघि भनेको ऐन कानुन नियम आदिको सँग मिसम्याच हुने खालको संरचना रहेछ, संरचनाले डेलिभरी गरिराखेको छैन भने त त्यसको सङ्गठन नै पनि, संरचनामा पनि परिवर्तन गर्नुपर्ने हुन्छ म्यानेजमेन्ट अडिटको यो सिफारिस अनुसार। त्यसैले यस्ता उद्देश्यहरू हुन्छन्। म्यानेजमेन्ट अडिटले के क्षेत्रमा काम गर्छ, अहिले नेपालको त ऐनले डेफिनेसन गरेको छ के हेर्ने भनेर, तर यहाँ थियोरिटिकल कुरा गरिदिन्छु मैले। थियोरिटिकल्ली चाहिँ यसले वास्तविक रूपमा खासमा के हेर्छ त भन्दा एउटा इकोनोमिक फङ्सन, इकोनोमिक क्रियाकलाप हेर्छ, सङ्गठनले कति पैसा खर्च गर्यो, कसरी खर्च गर्यो, उत्तरदायी भएर गरे कि गरेन, आवश्यक प्राथमिकताका क्षेत्रमा गरे कि गरेन, त्यो हेर्छ, इकोनोमिक एक्टिभिटी, इकोनोमिक फङ्सन हेर्छ। अर्को चाहिँ कर्पोरेट स्ट्रक्चर हेर्छ, त्यो सङ्गठनको संरचनालाई पनि हेर्छ, कति तह छ, कतिवटा पद छन्, कतिवटा दरबन्दी छ, हायरार्की कस्तो छ, अनुशासन कायम गर्ने कस्ता मेजरहरू प्रयोग गरेका छन् डिसिजन मेकिङमा, त्यो हायरार्कीले कति असर गर्छ, यी कुराहरूको पनि अध्ययन गर्ने हो। संस्थागत संरचना, इन्स्टिट्युसनल स्ट्रक्चर, कर्पोरेट स्ट्रक्चरको अध्ययन गर्ने भयो भने, अर्को चाहिँ हेल्थ अफ अर्निङ, आम्दानीको अवस्था कस्तो छ भन्दा, अब यो ब्याङ्क, वित्तीय क्षेत्र, बिजनेस हाउसको सन्दर्भमा यो बढी लागु हुन्छ, हाम्रोमा कर कार्यालयहरूमा पनि लागु हुन्छ, गैर कर राजस्व सङ्कलन गर्ने कार्यालयहरूमा पनि लागु हुनसक्छ, तर मोर थ्योरिटिकल भएकोले हेल्थ अफ अर्निङ, त्यो अर्गनाइजेसनको आर्थिक स्वास्थ्य कस्तो छ, कमाइको स्वास्थ्य कस्तो छ भनेर, आम्दानीको स्वास्थ्य कस्तो छ भनेर हेर्छ। अर्को चाहिँ सर्भिस टु टेक स्टेक होल्डर्स भन्छ, सरकारवालाको सेवाको पनि यसले लेखाजोखा गर्छ, अघि भने नि मैले सरकारवालाहरूको फिडब्याक लिने काम यसमा गरिन्छ भन्दाखेरि, किन भन्दा त्यो फिडब्याक मार्फत त्यो सेवा, सेवाग्राहीलाई दिएको सेवा, सरकारवालालाई दिएको सेवा गुणस्तर कतिको छ, शीघ्र छ कि छैन, कम लागतमा छ कि छैन, नजिकैबाट दिएको छ कि छैन, सहभागितामूलक ढङ्गले दिएको छ कि छैन, समावेशी भयो कि भएन, आदि इत्यादि हेर्ने कुरा भयो। त्यसैले सरकारवालाहरूको सेवा, सर्भिस अफ स्टेक होल्डर्स, त्यसको पनि यसले चाहिँ परीक्षण गर्छ। भने अर्को चाहिँ रिसर्च एन्ड डेभलपमेन्ट, आरएनडीको पनि परीक्षण गर्छ, कुनै पनि सङ्गठनले परिवर्तनलाई बोध गर्न, परिवर्तनलाई ग्रहण गर्न र आफूलाई परिवर्तित वातावरण अनुरूप एडजस्ट गर्नका लागि चाहिँ के गर्नुपर्ने हुन्छ भन्दा, नियमित रूपमा रिसर्च गर्नुपर्ने हुन्छ, डेभलपमेन्ट गर्नुपर्ने हुन्छ, अध्ययन अनुसन्धान बेगर परिवर्तनको चाहिँ उपयोग गर्न सकिन्न। त्यसैले यसले के गर्छ त व्यवस्थापन परीक्षणले भन्दा आरएनडीलाई पनि हेर्छ, त्यहाँ चाहिँ रिसर्च एन्ड डेभलपमेन्टमा कति बजेट छ, कति कसरी खर्च भयो, के उपलब्धि हासिल भयो भनेर पनि हेर्छ। भने अर्को चाहिँ डाइरेक्टोरेट एनालिसिस भन्छ, निर्देशक बोर्ड भन्ने हुन्छ डाइरेक्टोरेट भनेको, त्यो निर्देशक बोर्डले कसरी काम गर्छ, उसको कार्यविधि के छ, निर्णय कसरी हुन्छ, त्यो निर्णयलाई कार्यान्वयन गराउन उसले के गर्छ भन्ने कुरा हेर्ने भयो। बोर्डको पनि के हेर्ने भयो, निर्णय प्रक्रिया, निर्णय कार्यान्वयन गर्ने उपायहरू, निर्णय कार्यान्वयनको सुनिश्चितता गर्न उसले खेल्ने भूमिका, अनि के अरे निर्णयको रिलायबिलिटी अथवा निर्णयको वस्तुपरकता, यी सबै कुरा जाँच्ने भयो। र अर्को एउटा चाहिँ वित्तीय नीतिहरूको, फिजिकल पोलिसीहरूको पनि यसले चाहिँ विश्लेषण गर्छ सङ्गठनसँग सम्बन्धित। अर्को प्रोडक्सन इफिसियन्सी, कतिको न्यूनतम लागतमा अधिकतम नतिजा ल्याउने गरी काम गर्यो कि गरेन भनेर त्यो पनि हेर्छ। बिक्री क्षमता, उत्पादन मात्रै गरेर भएन, यो फेरि मार्केटको कुरा आयो है, बिक्री क्षमता। अब सार्वजनिकमा भन्यो भने त स्कुल खोलेर पछि बच्चा जति सबै बोर्डिङमा जाने, अनि खाली खाली स्कुलले टिचरलाई मात्रै भा के अरे तलब भत्ता खुवाएर राख्ने हो भने हो, त्यहाँ चाहिँ उसले सेल गर्न सकेन कि, त्यसलाई बिक्री क्षमता पब्लिकमा पनि हुन्छ, तर जेनरली यो चाहिँ बिक्री क्षमता भनेको प्राइभेट सेक्टरको, कुनै पनि स्टोर छ डिपार्टमेन्टल भने त्यसले पर डे कति ट्रान्जेक्सन गर्छ, कति बिक्री गर्न सक्छ, कुनै एउटा ब्रान्डेड गुड्स चाहिँ प्रड्युस भएको छ भने त्यसको प्रतिदिन सेल कति हो भनेर यसरी भन्ने कुरा चाहिँ बिक्री क्षमता भनेर भन्छ। त्यो पनि व्यवस्थापन परीक्षणले हेर्ने भयो भने। अर्को चाहिँ एक्जिक्युटिभ इभ्यालुएसन, कार्यकारी मूल्याङ्कन भनेको चाहिँ कार्यकारीले, यानि कि त्यो सङ्गठनको सबैभन्दा उच्च मान्छेले के गरि कस्तो बिहेभियर गरिराखेको छ, कर्मचारी परिचालनका कस्ता रणनीति लिएको छ, टाइमै डिसिजन गरेको छ कि छैन, होइन, र उसलाई आम कर्मचारीहरूले रुचाउँछन् कि रुचाउँदैनन्, इन्स्पायरिङ छ वा चाहिँ ऊ एकदमै डोमिनेटिङ छ भनेर यसरी कार्यकारीको मूल्याङ्कन, निर्णयकर्ता टप म्यानेजरको मूल्याङ्कन गर्ने काम पनि हुन्छ। त्यसरी यी चाहिँ क्षेत्रहरू भए, सैद्धान्तिक भए, अब यसमा केही केही कुराहरू दिमागमा राख्नुपर्छ, तर जाँचमा त्यस्तो कोरा सैद्धान्तिक भन्दा पनि नेपालमा के छन् भनेर आउन सक्छ। त्यसैले त्यति मात्रै भनेर पनि पुग्दैन, अब व्यवस्थापन परीक्षणका क्षेत्र त यतिमा सीमित गर्न सकिन्न, त्यसैले धेरैवटा क्षेत्रहरू हुन सक्छन्। अघि मैले डेफिनेसनमा पनि पोइन्ट वाइज भन्दाखेरि पनि भनिहालेँ, त्यसैले यसमा चाहिँ खास गरिकन यो शासकीय व्यवस्थाका कमजोरीहरू पहिचान गरेर सुधार गर्ने उद्देश्य हो व्यवस्थापन परीक्षणको, त्यो चाहिँ टप लेभल म्यानेजमेन्टको, त्यो पनि माथिल्लो तहको व्यवस्थापनको, होइन, अब त्यो गर्नका लागि यसले चाहिँ यसको के क्षेत्र हेर्छ भन्दा त डेफिनेटली इट इज सो ह्युज, सङ्गठनको उद्देश्य हेर्छ, नीति, लक्ष्य, रणनीति, कार्यनीति, कार्यक्रम, कार्यविधि, अघि मैले भने डेफिनेसनमा सङ्गठन संरचना, दरबन्दी, कर्मचारीको क्षमता, वृत्ति प्रणाली, प्रविधिको प्रयोग, यन्त्र उपकरणको प्रयोग, अफिसको लेआउट, होइन, पदपूर्ति प्रणाली कस्तो छ, कसरी मेरिटको मेन्टेन गरेको छ कि छैन, प्रमोसन सिस्टमहरू के छ, काम गर्ने ढाँचा कस्तो छ, कार्यविधि बनाएर कार्यान्वयन गर्ने गरिरहेको छ कि छैन, आचार संहिता बनाउने र पालना गर्ने गरिरहेको छ कि छैन, रिपोर्टिङ सिस्टम कस्तो छ, म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम कस्तो छ, यी सारा कुराहरू, त्यसले कति नतिजा दिन सक्छ, कति लागत लाग्छ, होइन, लागतमा आएको भेरिएसनले गर्दाखेरि कस्तो घाटा वा नाफा राज्यलाई के गर्छ भने सारा डिटेल कुराहरू चाहिँ यसले हेर्छ खास भन्ने भने व्यवस्थापन परीक्षणले यसलाई चाहिँ साँगुरो अर्थमा बुझ्नु हुँदैन। अब यति भनिसकेपछि नेपालमा चाहिँ व्यवस्थापन परीक्षण सम्बन्धी के व्यवस्था छ भनेर हेऱ्यो भने नेपालको मात्रै व्यवस्थापन तपाईँले पढ्नुभयो भने यु क्यान डु एक्सिलेन्ट इन द इक्जाम, अघिको डेफिनेसनहरू सबै एउटा डेफिनेसन जानेपछि, विशेषताहरू जानेपछि गर्न सकिहाल्नुहुन्छ। अब नेपालमा चाहिँ निजामती सेवा ऐनको दफा 72 व्यवस्थापन परीक्षणको जिम्मा चाहिँ सङ्घीय मामिला, अहिले त त्यो सामान्य प्रशासन भन्ने छ ऐनमा त, तर अहिले सङ्घीय मामिला त सामान्य प्रशासन मन्त्रालयलाई तोकेको छ ऐनले, अनि त्यो काम गर्नका लागि सङ्घीय मामिला सामान्य प्रशासन मन्त्रालयमा एउटा शाखा नै छ, व्यवस्थापन परीक्षण शाखा, म्यानेजमेन्ट अडिट सेक्सन भनेर त्यो शाखाकै व्यवस्था गरिएको छ। त्यसपछि गएर व्यवस्थापन परीक्षण गर्नलाई, त्यसलाई व्यवस्थित गर्न नेपाल सरकारले व्यवस्थापन परीक्षण निर्देशिका जारी गरेको छ 2067 त्यसैका आधारमा व्यवस्थापन परीक्षण हुन्छ। अब त्यो निर्देशिकामा, व्यवस्थापन परीक्षण निर्देशिका 2067 के व्यवस्था छन् त भन्यो भने अझ तपाईँलाई चाहिँ नेपालमा भएको कुराहरूको बारेमा स्पष्ट थाहा हुन्छ र व्यवस्थापन परीक्षण के हो भन्ने पनि थप बुझिन्छ। अब त्यो व्यवस्थापन परीक्षण निर्देशिका 2067ले चाहिँ उद्देश्य तोकेको छ सबभन्दा पहिला. व्यवस्थापन परीक्षण निर्देशिकाको चाहिँ उद्देश्य के अथवा व्यवस्थापन परीक्षणको उद्देश्य है त्योभित्र निर्देशिकाको त प्रस्तावनामा छ अनि त्योभित्र एउटा चाहिँ टाइटल के छ भने व्यवस्थापन परीक्षणको उद्देश्य भनेर तोकेको छ धेरैवटा. यो सबै कण्ठ त गर्नु पर्दैन तर मोटामोटी चाहिँ तपाईँले थाहा पाउनुपर्ने हुन्छ यसको उद्देश्य के हो भनेर चाहिँ. नम्बर एक यसमा चाहिँ कार्य काममा एकरूपता कायम गर्ने भन्ने उद्देश्य राखेको छ विभिन्न तह इकाइ बिचको काममा चाहिँ एकरूपता कायम गर्ने. दोस्रो कर्मचारीको कामको नियमितता जाँच गरेर सुधारका लागि सुझाव दिने. नियमितता जाँच गर्ने भनेको नियम सङ्गत ढङ्गले गरेको छ कि छैन भन्ने त्यो जाँच गर्ने र सुधार दिने. अर्को चाहिँ सङ्गठनको सबल र दुर्बल पक्ष पहिचान गरेर सुधारका लागि सुझाव दिने. व्यवस्थापन परीक्षण गर्दा चाहिँ तिम्रो सङ्गठनमा दरबन्दी बढी भयो काम कम भयो वा काम अत्यन्तै धेरै हुँदाहुँदै दरबन्दी पर्याप्त भएन. सङ्गठनको यो अर्गानोग्राममा हाइरार्की एकदमै रिजिड धेरै भयो वा हाइरार्की नै भएन वा चाहिँ यो काम गर्ने प्रोसिज्युरमा चाहिँ अफिस अटोमेसनको प्रयोग भयो एक्सिलेन्ट अहिले भएको छैन नो के अरे अफिस अटोमेसनको प्रयोग भएको छ तर पनि त्यो तोक लगाउने निर्णय गर्ने यो गर्नलाई सिग्नेचर यो ओरिजिनल चाहिन्छ भनेर हामीले चाहिँ दुःख दिन्छौँ भने यो सबै कुरा चाहिँ केमा व्यवस्थापन परीक्षणले यी कुराहरूलाई चाहिँ हेर्ने भयो. त्यसैले गर्दाखेरि यो त्यसरी हेर्दा एकरूपता काममा एकरूपता ल्याउन सजिलो हुन्छ अनि नियमित ढङ्गले गरेको छ कि छैन भनेर पहिचान गर्ने र नियमित छैन भने सुधार्नलाई सुझाव दिने हुन्छ दोस्रो यसको उद्देश्यमा होइन. एकमा काममा एकरूपता दोस्रो नियमित भए नभएको पहिचान गरी सुधारका लागि सुझाव. नियमित भनेको चाहिँ आज भोलि पर्सि नियमित भनेको होइन यो नियमको परिपालना गरेको भ्रष्टाचार नगरेको अधिकार दुरुपयोग नगरेको भनेको नियमित भनेको चाहिँ होइन. अर्को चाहिँ यो के अरे सङ्गठनका सबल दुर्बल पक्ष पहिचान गरेर अब सुधारका लागि सुझाव दिने भन्ने उद्देश्य पनि छ हाम्रो कार्यविधिले तोकेको उद्देश्य. के कमजोरी छन् कुन कुन ठाउँमा सुधार गर्न के गर्नुपर्छ व्यवस्थापन अडिटले त्यो पनि सुझाव दिन्छ. उपलब्ध स्रोत साधनको महत्तम प्रयोग गर्ने होइन त्यो म्यानेजमेन्ट अडिट गरियो भने अप्टिमम युटिलाइजेसन अफ लिमिटेड रिसोर्सेस अनि व्यवस्थापनमा भएका त्रुटि समयमै पहिचान गरेर सच्याउने मौका प्राप्त हुन्छ यो पनि यसको उद्देश्य महत्त्व हुन्छ. व्यवस्थापनको सम्पूर्ण तहको कार्यक्षमताको जाँच पनि हुन्छ व्यवस्थापन परीक्षणले गर्दा किनभने एउटा तहले मात्रै चाहेर व्यवस्थापन परीक्षणमा उत्कृष्ट गर्न सक्दैन. तल्लो तहदेखिकै कर्मचारीको उत्तिकै कन्ट्रिब्युसन हुन्छ त्यसैले उनीहरूको चाहिँ के कार्यक्षमताको जाँच गर्नलाई पनि मौका दिन्छ. सो दिज आर द अब्जेक्टिभ यस्ता अब्जेक्टिभहरू छन्. अब नेपालमा चाहिँ व्यवस्थापन परीक्षणका क्षेत्र भनेर तोकेको छ त्यही व्यवस्थापन परीक्षण निर्देशिका 2068ले यसले चाहिँ सङ्गठनात्मक नीति र व्यवहार भन्छ एउटा अर्गनाइजेसनल पोलिसी एन्ड बिहेभियर. अर्को चाहिँ सङ्गठन संरचना अर्गनाइजेसनल स्ट्रक्चर पनि अर्को क्षेत्र हो. कार्य प्रक्रिया र कार्यालय विन्यास. कार्य प्रक्रिया भनेको प्रोसिजर कार्यालय विन्यास भनेको अफिस सेटअप कस्तो छ त्यो पनि हेर्दो रहेछ हेर्नुपर्ने रहेछ. अर्को चाहिँ कर्मचारी व्यवस्थापन र अभिलेख. अब कर्मचारीहरू कतिको कम्पिटेन्ट छन् पर्याप्त छन् दरबन्दी फुलफिल छ होइन काम गर्न उत्प्रेरित छन् कि छैनन् तलबत्ता सुविधा सामाजिक सुरक्षाको प्रोभिजन यी सारा कुरा कर्मचारी व्यवस्थापन अनि त्यसपछि अभिलेख प्रणाली चाहिँ कर्मचारीकै अभिलेख र फाइलहरूको अभिलेख निर्णयहरूको अभिलेख रेकर्ड राख्ने कुरा कस्तो छ भनेर त्यो पनि हेर्छ. अनि सेवा प्रवाहमा पारदर्शिता उत्तरदायित्व जवाफदेहीनेस अथवा जवाफदेहिता जस्ता कुराहरूको पालना कतिको भएको छ भनेर त्यो पनि हेर्छ. ट्रान्सपारेन्सी अकाउन्टेबिलिटी रेस्पोन्सिभनेस अथवा रेस्पोन्सिबिलिटी जस्ता कुराहरू पनि हेर्छ यसले. अनि त्यसपछि आर्थिक प्रशासन र जिन्सी व्यवस्थापन भन्छ. फाइनेन्सियल एडमिनिस्ट्रेसन पनि यसको एउटा क्षेत्र हो भने अर्को चाहिँ जिन्सी व्यवस्थापन है यो जिन्सी सामा प्रविधिको प्रयोग यो पनि हेर्छ अहिलेको सन्दर्भमा त्यो सङ्गठनको व्यवस्थापनले आइटीको प्रयोग कति गरेको छ आइसिटीको त्यसले निर्णयलाई कति सहजता बनाएको छ पर्फर्मेन्समा कति इन्क्रिज गरेको छ गुणस्तरमा कति सुधार गरेको छ भनेर सूचना प्रविधिको प्रयोगको अवस्थाको पनि मूल्याङ्कन गर्छ व्यवस्थापन परीक्षणले. र कर्मचारी गुनासो व्यवस्थापन गुनासो सुन्ने पेटिका छ कि छैन गुनासो सुन्ने संयन्त्र छ कि छैन होइन कर्मचारीले प्रत्यक्ष गुनासो राख्न सक्छ कि सक्दैन स्टाफ मिटिङहरू कतिको राखिन्छ, अनि त्यसपछि कर्मचारीको तहगत विभेदहरू छ कि छैन आदि हेरेर चाहिँ गुनासो व्यवस्थापनको विषयलाई पनि यसले मूल्याङ्कन गर्छ। त्यो पनि अर्को क्षेत्र हो। यसरी यस्ता खालका क्षेत्रहरू हुन्छन् भनेर तीमा केन्द्रित भएर व्यवस्थापन परीक्षण गरिन्छ भनेर व्यवस्थापन परीक्षण कार्यविधिले चाहिँ भनेको अवस्था छ है। व्यवस्थापन म्यानेजमेन्ट अडिट प्रोसिजर कि गाइडलाइन के भन्छ त्यसले कार्यविधिले चाहिँ गरेको छ। अब त्यसपछि व्यवस्थापन परीक्षण सम्बन्धी विभिन्न व्यवस्थाहरू गरेको छ यो निर्देशिकाले है, के व्यवस्था गरेको छ भन्ने कुरा अलिअलि थाहा पाउनुपर्ने हुन्छ। अब नेपालमा व्यवस्थापन परीक्षणको व्यवस्था भन्ने बित्तिकै त माथि हामीले चाहिँ के अरे निजामती सेवा ऐनको दफा 72 टेकेर जानुपर्ने हुन्छ होइन, तर यहाँ त्यसका आधारमा कार्यविधि भन्यो। यो कार्यविधिभित्र के छ भन्ने हामीले पढिराखेका छौँ। यो सबैलाई मिलाएर कार्यविधि ऐन के अरे यो भनेर अलग अलग गर्नु पर्दैन, तर त्यो नजनाइकन एकै ठाउँमा देखाए अनुसारका व्यवस्थाहरू छन् भनेर सबै लेख्दाखेरि भइहाल्छ। तपाईँहरूलाई चाहिँ त्यसमा अल्म लिनु जरुरी छैन। त्यसैले व्यवस्थापन परीक्षण सम्बन्धी अरू के व्यवस्था गर्छ त संक्षेपमा त्यो ऐनले भन्दाखेरि, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगको कार्यक्षेत्रभन्दा बाहेकका निजामती कर्मचारीले गरेका कामहरूको व्यवस्थापन परीक्षण गर्न सक्ने भनेको छ। ब्रोडली चाहिँ लोकसेवा आयोगको काममा चाहिँ म्यानेजमेन्ट अडिट हुँदैन, कुनै जाँच लिइरहेको विषय छ, माग सङ्कलन गर्ने विषय छ, उसले मागेको छ होइन, प्रश्नपत्र निर्माण गर्ने यी कुराहरू छ भनेदेखि त्यो लोकसेवा आयोगको उसले सिफारिस गर्ने आदि कामभन्दा बाहेकको निजामती, किनभने त्यो लोकसेवा आयोग काम पनि निजामतीले नै गर्ने भएकोले फेरि त्यसको चाहिँ म्यानेजमेन्ट अडिट हुँदैन है भन्न खोजेको त्यसमा बाहेक नै सुन्ने भएकोले। त्यही भएर त्योभन्दा बाहेकका निजामती कर्मचारीले गर्ने कामको सामान्य प्रशासन मन्त्रालयले के गर्न सक्छ, सकेसम्म अब नियमित तर त्यो सम्भव हुँदैन आलो पालोमा अहिले एउटा अर्को वर्ष अर्को चाहिँ व्यवस्थापन परीक्षण गर्ने भनेर कार्यविधिले लेखेको छ भने, अर्को चाहिँ त्यही कार्यविधिले के भन्छ त भन्दा यसका लागि प्रश्नावली सहित टोली खटाउनु पर्छ है। त्यो सङ्गठन सङ्गठनमा प्रश्नावली म्यानेजमेन्ट अडिट गर्दा के के सोध्ने र त्यसको चाहिँ त्यो सहितको टोली खटाउनु पर्छ भनेर, प्रश्नावली सहित परीक्षण टोली खटाउने भन्ने व्यवस्था गरेको छ ऐनले भनेदेखि। अर्को चाहिँ यहाँ तपाईँहरूले दुईवटा कुरा बुझ्नुपर्छ है, म्यानेजमेन्ट अडिटमा सामान्य प्रशासन मन्त्रालयले टोली खटाउने त्यो आकस्मिक पनि खटाउन सक्छ र प्रत्येक वर्ष नियमित गर्नका लागि चाहिँ उसले खटाएको टोलीलाई चाहिँ सबै विभागीय प्रमुखहरूले अडिट गर्न लगाएर अनि आफ्नो प्रतिवेदन बुझाउनु पर्ने हुन्छ। त्यसैले यो निकाय आफै इनिसिएसन लिनुपर्छ यसका लागि चाहिँ। अब भन्न त सामान्य सङ्घीय मामिला मन्त्रालय सामान्य प्रशासन मन्त्रालयले योजना बनाउनुपर्छ, त्यो योजना बमोजिम चाहिँ टोली खटाउनुपर्छ र त्यो टोलीले प्रश्नावली स्थगित गरेर म्यानेजमेन्ट अडिट गर्नुपर्छ, अडिट गरेर व्यवस्थापकसँग बसेर छलफल गर्नुपर्छ, उनीहरूको टिप्पणी लिएर त्यसलाई फाइनल बनाउनुपर्छ, सामान्य प्रशासन मन्त्रालयमा बुझाउनुपर्छ, सामान्य प्रशासन मन्त्रालयले कम्पाइल गर्नुपर्छ अनि क्याबिनेटमा बुझाउनुपर्छ भन्ने त छ। तर त्यो गर्दाखेरि चाहिँ उस सबै सिटिङै सामान्य प्रशासन मन्त्रालयले गर्छ, सङ्घीय मामिलाले गर्छ भनेर बुझ्नु भएन। प्रत्येक विभागीय प्रमुखको दायित्व हो। मैले अहिले यो वर्ष प्रत्येक वर्ष म्यानेजमेन्ट अडिट गर्नुपर्छ र यो म्यानेजमेन्ट अडिट चाहिँ टाइममै गर्नु मेरो जिम्मेवारी हो भनेर विभागीय प्रमुखले के गर्नुपर्छ त भन्दा वैशाख मसान्तसम्ममा आफ्नो व्यवस्थापन परीक्षण गराइसक्नुपर्छ है। वैशाख मसान्तसम्ममा आर्थिक वर्षको वैशाख मसान्त, किन भन्दा जेठ असारमा सकिन्छ म्यानेजमेन्ट अडिट लास्टमा हुने हो। वैशाख मसान्तसम्ममा चाहिँ आफ्नो कार्यालयको व्यवस्थापन परीक्षण गरेर जेठ मसान्तसम्ममा तालुक निकायमा प्रतिवेदन पठाउनुपर्छ है। गराएर प्रतिवेदन भनेको कुनै जिल्ला प्रशासन कार्यालय छ भने वैशाख मसान्तसम्ममा आफ्नो म्यानेजमेन्ट अडिट गराएर फाइनल प्रतिवेदन चाहिँ जेठ मसान्तसम्ममा के गर्नु पर्यो भन्दा गृह मन्त्रालयमा पठाउनु पर्यो। त्यसैले वैशाख मसान्तसम्ममा अडिट गराएर म्यानेजमेन्ट अडिट गराएर जेठ मसान्तसम्ममा प्रतिवेदन तालुक निकायमा यानि कि केन्द्रको मन्त्रालयमा पठाउनु पर्ने हुन्छ त्यो विभागीय प्रमुख वा कार्यालय प्रमुखहरूले उनीहरूको इनिसिएसनमा। तर त्यो अडिट गर्ने चाहिँ अब खटाएका मान्छेहरू सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अधिकार प्रत्यायोजन गरेर त्यही जिल्लैबाट पनि गर्न सक्छ होइन, यहीँबाट सबै मान्छे खटाउने चाहिँ हुँदैन, तर ऊ अन बिहाफ अफ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मानिस जानु पर्यो। र त्यसपछि तालुक निकाय चाहिँ त्यो सबै निकायको प्रतिवेदनलाई समग्र प्रतिवेदन बनाएर असार मसान्तसम्म चाहिँ के गर्नुपर्छ, सामान्य प्रशासन मन्त्रालय यानि कि सङ्घीय मामिले सामान्य प्रशासन मन्त्रालयमा बुझाउनुपर्छ। तालुक निकाय भनेको जस्तो ऊर्जा मन्त्रालयमा विभिन्न कार्यालयहरूको आयो, ऊर्जाले अब आफ्नो मातहतका सबैको एउटै प्रतिवेदन बनाएर सङ्घीय मामिला मन्त्रालयमा पठायो असार मसान्तसम्ममा। त्यस्तै खानेपानीले पठायो, भौतिकले पठायो, अर्कोले सबैले विषयगत मन्त्रालय तालुक मन्त्रालयहरू निकायहरूले पठाउँछन् सङ्घीय मामिला सामान्य प्रशासन मन्त्रालयमा असार मसान्तसम्ममा। अब सङ्घीय मामिला सामान्य प्रशासन मन्त्रालयले ती सबै मन्त्रालयहरूको प्रतिवेदनहरूलाई कम्पाइल गरेर एकीकृत गरेर राष्ट्रिय प्रतिवेदन बनाउँछ, देशभरिकै व्यवस्थापन परीक्षणको प्रतिवेदन बनाउँछ। र त्यस्तो प्रतिवेदनमा कुनै सुधार गर्नुपर्ने छ भने अझै पनि उसले त्यो केन्द्रीय मन्त्रालयहरू अथवा तालुक निकायहरूका सचिवहरू यिनीहरूलाई चाहिँ सुधार गर्नलाई छलफल गरेर ती निकायहरूसँग बसेर छलफल गरेर सुधार गर्ने मौका दिन्छ, निर्देशन दिन सक्छ। र त्यसरी दिएको मौकामा दिएको सुझावमा सुधार गरे भने गरे, दिएको समयमा गरेनन् भने फाइनल प्रतिवेदन तयार गरेर चाहिँ मन्त्री परिषदमा उसले चाहिँ पेस गर्छ। अब यो नियमितको कुरा भयो, तर आकस्मिक पनि गर्न सक्यो। एकछिनका लागि सङ्घीय मामिला सामान्य प्रशासन मन्त्रालयले प्रत्येक जिल्ला जिल्लामा अधिकार प्रत्यायोजन गरेर यस्तो खालको टोलीले यसरी म्यानेजमेन्ट अडिट यो निकायको गर्न सक्ने भन्ने दिएर व्यवस्थित भएर यो रेगुलर अडिट भयो, तर त्यो हुँदा कुनै ठाउँमा हुन सकेन, बढी जोखिम भएको व्यवस्थापकीय हिसाबले बढी जोखिम कमसल भएको भन्ने लाग्यो सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई भने जुनसुकै बेला आकस्मिक रूपमा टिम खटाएर पनि म्यानेजमेन्ट अडिट गर्न सक्छ। सो दुईवटा, एउटा रेगुलर, रेगुलर भनेको वैशाख मसान्तमा कार्यालयले गर्नुपर्ने, जेठ मसान्तभित्र तालुक अड्डामा पठाउनुपर्ने तालुक अड्डाले, असार मसान्तभित्र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउनुपर्ने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबैलाई कम्पाइल गरेर सम्बन्धित निकायसँग फेरि छलफल गरेर अन्तिम प्रतिवेदन बनाएर क्याबिनेटमा पेश गर्नुपर्ने, यो नियमित भयो भन्ने। तर एकछिनका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको म्यानेजमेन्ट अडिट सेक्सन वा डिभिजनलाई चाहिँ कुनै सङ्गठनको व्यवस्थापनमा धेरै चुनौती समस्याहरू छन्, त्यसको चाहिँ परीक्षण गर्नु पर्यो अहिले तत्काल भन्ने लाग्यो भने आकस्मिक टोली खटाएर पनि परीक्षण गर्न सक्ने व्यवस्था चाहिँ त्यो कार्यविधिले, व्यवस्थापन परीक्षण कार्यविधि 2068 गरेको अवस्था छ। त्यो परीक्षण गर्दा के के विधि अप्नाउन सकिन्छ भन्छ त त्यो कार्यविधिले भन्दाखेरि 6 विधिहरू 7 विधिहरू छन्। अवलोकन गर्न सकिने सम्बन्धित कार्यालय, कार्यालयको लेआउट आदिमा छलफल गर्न सकिने सरकारवालाहरूसँग, अन्तर्वार्ता लिएर पनि म्यानेजमेन्ट अडिट गर्न सकिन्छ, प्रश्नावली क्वेसनआयर भराएर सूचना सङ्कलन गरेर पनि गर्न सकिन्छ, कागज प्रमाण फाइललाई खोतलेर अध्ययन गरेर पनि गर्न सकिन्छ, विगतका प्रतिवेदनहरूको पुनरावलोकन रिभ्यू गरेर त्यही म्यानेजमेन्ट अडिटको गत वर्षको प्रतिवेदनमा के देखाएको थियो त्यसलाई हेरेर पनि गर्न सकिन्छ, अनि परीक्षण टोलीले उपयुक्त ठानेका अन्य कुनै पनि विधि प्रयोग गर्न सकिन्छ है भनेर त्यो निर्देशिकाले, हाम्रो निर्देशिकाले चाहिँ व्यवस्थापन परीक्षणका विधिहरू पनि तोकेको छ। अब्जर्भेसन, डिस्कसन, इन्टरभ्यू, क्वेसन आयर, स्टडी अफ द डकुमेन्ट, होइन, एनालिसिस एन्ड रिभ्यू अफ द पास्ट रिपोर्ट, है, एन्ड एनी अदर मिन्स द्याट द कमिटी इटसेल्फ फाइन्ड्स एप्रोप्रिएट अर मोर इफेक्टिभ अर नेसेसरी, यस्ता विधिहरू चाहिँ अवलम्बन गर्न सकिन्छ। मन्त्रालयले व्यवस्थापन परीक्षणको योजना बनाउनु पर्छ है भनेको छ, प्लान बनाएर त्यो अनुसार गर्नुपर्छ भनेको छ कार्यविधिले। व्यवस्थापन परीक्षण गर्न जाने टोलीले जानु पूर्व जानकारी गराउनु पर्छ है, त्यहाँ जाने ठाउँमा यताबाट जानेमा जानकारी, ताकि उनीहरूले तयारी गर्न सकोस्। यो झट्ट गएर गर्ने होइन, अपराधीलाई जस्तो इन्भेस्टिगेसन गरे जस्तो होइन, हामी म्यानेजमेन्ट अडिट गर्न आउँदैछौँ भनेर पहिले खबर गरेर जानुपर्छ। विदाउट खबर आकस्मिक रूपमा चाहिँ म्यानेजमेन्ट अडिट गर्न जानु हुँदैन भन्ने व्यवस्था कार्यविधिले गरेको छ। व्यवस्थापन परीक्षण गर्न जाने टोलीले जानु पूर्व जानकारी गराउनु पर्ने कुरा अघि आइहाल्यो, र सबै निकायले व्यवस्थापन परीक्षणमा सहयोग गर्नुपर्छ। जुन टोली जान्छ त्यो टोलीलाई चाहिँ अप्ठ्यारो पार्नु हुँदैन, सूचना दिनु पर्यो, कागजात हेर्न दिनु पर्यो, बस्न समय दिन, सहजीकरण गर्न, यसरी सहयोग गर्नुपर्ने हुन्छ। सबै निकायले म्यानेजमेन्ट अडिटलाई चाहिँ के गर्नुपर्ने हुँदो रहेछ भन्दा सहयोग गर्नुपर्ने हुँदो रहेछ। अब त्यस्तै गरिकन यो खास गरिकन व्यवस्थापन टोलीले चाहिँ उच्च व्यवस्थापकसँग व्यवस्थापन परीक्षणमा देखिएका कमी कमजोरीबारे छलफल गर्नुपर्छ। तपाईँ म्यानेजमेन्ट अडिट गर्न जानुभयो, समस्या देखियो, आफैले कुचुकुचु लेखेर प्रतिवेदन यहाँ दिने होइन कारवाहीका लागि, तर तपाईँले त्यहीँ बसेर तिम्रो यस्तो देखियो यस्तो देखियो यस्तो देखियो भनेर प्रमाणसहित तर्क वितर्क गर्नुपर्छ, छलफल गर्नुपर्छ। पहिला त्रुटि सच्याउने समय पनि दिनुपर्छ होइन, र उनीहरूले त्रुटि पनि सच्याएपछि वा नसच्याइकन त्यस्तै प्रतिवेदन ल्याउनु पर्ने भयो भने त्यो कैफियत खुलाएर प्रतिवेदन ल्याएर चाहिँ तालुक निकायमा बुझ्ने भयो, अनि मन्त्रालयले वा तालुक मन्त्रालयले चाहिँ के गर्ने भयो त भन्दा तिनीहरूलाई कम्पाइल गर्ने भयो विभिन्न कार्यक्रम आयोजना होइन, अनि निकायहरूको कार्यालयहरूको कम्पाइल गर्ने भयो र अनि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउने भयो। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले के गर्छ त भन्दाखेरि त्यो आवश्यक के अरे त्यसलाई चाहिँ फाइनल गरेर सबै मन्त्रालयको कम्पाइल गरेर प्रतिवेदन चाहिँ मन्त्री परिषदमा बुझाउँछ यो व्यवस्था छ भनेदेखि। अर्को चाहिँ के पनि कार्यविधिले भन्छ भने यो व्यवस्थापन परीक्षण योजना बनाएर गर्नुपर्छ र एकमुष्ट योजना चाहिँ आर्थिक वर्षको श्रावण मसान्तभित्र चाहिँ तयार भइसकेको हुनुपर्छ भन्छ। यो चाहिँ बजेटरी पर्सपेक्टिभले छिटै जति छिटै भयो त्यति काम हुनसक्छ भन्ने हिसाबले राखिएको हो। त्यस्तो योजना बनाउने कुरा चाह्यो भने त समस्या छैन, तर योजना बनाएर केही फाइदा हुँदैन, त्यही भएर हाम्रो कर्मचारीहरूले त्यो प्लानिङलाई ज्यादै नेग्लिजेन्स गर्छन्, महत्त्व दिँदैनन्। यसरी अरू व्यवस्था चाहिँ अब विभिन्न कैफियतहरू खुलाउन सक्यो भनेको यहाँ चाहिँ त्रुटि छ यो छ भनेर त्यसको पालना गर्नु पर्यो सबै निकायहरूले पदाधिकारीहरूले, अनि त्यसका लागि सुझावका लागि सुधारका लागि सुझाव पनि व्यवस्थापन परीक्षण टिमले परीक्षण गरिसकेपछि दिने भयो होइन। र यो चाहिँ यसको अर्थ व्यवस्थापन परीक्षण गरेर प्रतिवेदन दिनुको अर्थ निगेटिभ कुराहरू समस्याहरू मात्रै जटिलताहरू मात्रै देखाएर काम हुँदैन है भन्ने भान पराउनु पार्नका लागि वा त्यो व्यवस्थापनले काम गर्न सक्दैन है भन्ने भान पार्नका लागि भन्दा पनि समस्यालाई पहिचान गरेर सुधार गरेर सङ्गठन व्यवस्थापनलाई सही दिशानिर्देश गर्नका लागि हो यो भनेर चाहिँ त्यो कार्यविधिले के का लागि भन्ने अब्जेक्टिभलाई क्लारिफाई गरेको अवस्था छ है। यस्ता यस्ता व्यवस्थाहरू चाहिँ यो व्यवस्थापन परीक्षणका सन्दर्भमा नेपालमा छन्। तर अब लास्टली चाहिँ के प्रब्लम छ त म्यानेजमेन्ट अडिटमा भन्दा हाम्रो देशमा म्यानेजमेन्ट अडिट धेरैले बुझेकै छैन, तपाईँले पनि फर्स्ट टाइम सुन्नुभयो होला होइन, गर्ने त हुँदै हुँदैन। फेरि यहाँ मैले आदर्श कुरा गरेँ, सङ्घीय मामिला मन्त्रालयमा त्यो व्यवस्थापन परीक्षण शाखा भन्नेमा उपसचिव हुन्छ, त्यहाँ बस्नै मान्दैन उपसचिव, यहाँ कामै छैन केही पनि भनेर होइन। त्यसैले यो लो पोर्टफोलियो महत्त्वहीन र अघि भने जस्तो फेरि वर्ष पछि हुँदैन म्यानेजमेन्ट अडिट है। त्यो प्रतिवेदन मन्त्री परिषदमा पेस गर्ने भन्ने पनि कहिलेकाहीँ यसो रिचुअल पुरा गर्ने गरी पेस गर्न सक्छन् गर्छन्, तर एनुअल्ली हुने गरेको छैन, म्यानेजमेन्ट अडिटै हुने गरेको छैन, यदा कदा हुने गरेको छ होइन। नभएदेखि निकायहरूको आलो पालो गरेर पनि सबैको गर्ने भन्ने जुन प्रिन्सिपल हो त्यो चाहिँ हुने गरेको छैन। त्यसैले समस्या हेर्ने हो भने चाहिँ के छन् त भन्दा एउटा चाहिँ व्यवस्थापन परीक्षण चाहिँ समयमै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्दैन किनभने उसको प्राथमिकतामा यो पर्दैन। सङ्घीय मामिला सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवा उसको प्राथमिकतामा पर्छ, अरू चाहिँ यस्तो व्यवस्थापन परीक्षण सरीक्षणमा उसलाई रुचि हुँदैन, त्यसैले उसको प्राथमिकतामा परेन, नपरेको एउटा समस्या त्यही हो। दोस्रो योजनाबद्ध ढङ्गले परीक्षण गर्नुपर्छ है, लेखा परीक्षणको चाहिँ योजना बनाउनुपर्छ भनेर हामी भन्छौँ, हाम्रो दात्री निकायहरूले पनि भन्छन्, तर हामी कहाँ चाहिँ यो व्यवस्थापन परीक्षण योजनाबद्ध ढङ्गले सेड्युल बनाएर त्यही अनुसार हुने गरेको छैन। अनि त्यसपछि मन्त्रालयमा चाहिँ व्यवस्थापन परीक्षणका लागि जनशक्ति स्रोत साधन आदिको पनि पर्याप्तता छैन, कमजोरी छ, त्यो कारणले पनि व्यवस्थापन परीक्षण प्रभावकारी भएको छैन। निकायहरूले व्यवस्थापन परीक्षण जसोको प्रतिवेदनलाई महत्त्वै दिँदैनन्, जसको अध्ययन गरे हो तिन निकायको अनि प्रतिवेदन दियो त्यतिकै थन्काइदिन्छन्, महत्त्व दिँदैनन्। त्यसैले प्रतिवेदनलाई महत्त्व नदिनु हो, एनएम प्रतिवेदन के अरे म्यानेजमेन्ट अडिट प्रतिवेदनलाई महत्त्व नदिनु त्यो पनि समस्याका रूपमा रहेको छ। अर्को चाहिँ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशन सम्बन्धित निकायले नमान्नु, मान्दैन भने के लाग्छ होइन, स्थानीय तहहरू यिनीहरूले नमान्ने हुँदाखेरि त्यो व्यवस्थापन परीक्षणमा चाहिँ जे सुझाव दिएको छ त्यो कार्यान्वयन नहुन सक्छ, मन्त्रालयले मानेन कार्यालयहरूले मानेन भनेदेखि नहुन सक्छ, तर अधिकार चाहिँ निर्देशन दिने अधिकार सामान्य प्रशासन मन्त्रालयमा रहेको छ। र अर्को चाहिँ यो मन्त्री परिषदले प्रतिवेदनलाई महत्त्वै दिँदैन, त्यो पनि समस्या छ। हाम्रो मन्त्री परिषदले ओएनएम प्रतिवेदन उसको प्राथमिकतामै पर्दैन, महत्त्वै दिँदैन। कतिपय मन्त्रीहरूले बुझेकै पनि हुँदैन यो ओएनएम सर्वे भनेको के हो, कसरी हुन्छ, किन महत्त्वपूर्ण छ भन्ने कुरा बुझा हुँदैनन्। त्यसैले यो ओएनएम सर्वे चाहिँ सङ्गठनभित्रको नीति संरचना कार्यविधि हेर्न गरिने विधि भयो भनेदेखि म्यानेजमेन्ट अडिटको एउटा टुलका रूपमा त्यो पनि प्रयोग हुन सक्ने भएकोले मैले यहाँ तपाईँलाई ओएनएम सर्वेसँग जोडिएको हो। म्यानेजमेन्ट अडिटकै समग्र प्रतिवेदन चाहिँ यो क्याबिनेट सेल्फले पनि महत्त्व प्राथमिकता दिँदैन, त्यो बुझेको हुँदैन होइन। त्यसैले ओएनएम सर्वे, म्यानेजमेन्ट अडिट जस्ता कुराहरू र एडमिनिस्ट्रेटिभ सुपरभिजन जस्ता कुराहरू राजनीतिको प्राथमिकतामा पनि पर्दैन, त्यसले पनि समस्या हुन्छ। अर्को चाहिँ त्यो देखिएका कमी कमजोरीमा व्यवस्थापनसँग बसेर एक्सटेन्सिभ छलफल पनि गरिँदैन कि, छलफल गरेर सुधार्ने यो गर्ने व्यवस्थापकले पनि सुधार्नपट्टि लाग्दैन, महत्त्व दिँदैन। अनि त्यसपछि हामी अडिट गर्नेहरूले पनि छलफल गरेर सुधार गर्ने कोसिस चाहिँ हामीले गर्दैनौँ। एकैचोटि समस्या देखाइदिएर ठुलो ठेली प्रतिवेदन बुझाइदियो भने त्यही राम्रो मानिन्छ है। र मन्त्रालयले कारवाहीका लागि सिफारिस गर्ने अधिकार प्रयोग नै गरेको देखिँदैन। यहाँ कार्यविधिले चाहिँ के भन्छ भने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले म्यानेजमेन्ट अडिट नगर्ने, योजना नबनाउने र त्यसको चाहिँ म्यानेजमेन्ट अडिटको चाहिँ रेकर्ड नराख्ने नगर्ने त्यस्तोलाई कारवाहीको लागि सिफारिस गर्न सक्छ सम्बन्धित निकायमा विभागीय कारवाहीका लागि भन्ने छ। तर यो सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसो कहिले गरेको छैन है, किनभने म्यानेजमेन्ट अडिट उसको प्राथमिकतै होइन, हुँदै हुँदैन म्यानेजमेन्ट अडिट त्यो कारणले गर्दाखेरि है। अर्को चाहिँ कार्यालयहरूको अभिलेखै कमजोर छ, सूचना व्यवस्थापन प्रणाली अभिलेख प्रणाली कमजोर छ, त्यो भएर पनि म्यानेजमेन्ट अडिट गर्नलाई कठिन छ, सूचना प्राप्त गर्न आदि गर्न। अनि व्यवस्थापन परीक्षण प्रतिवेदन कार्यान्वयनको अनुगमन हुने गरेको छैन। अब म्यानेजमेन्ट अडिटको रिपोर्ट बुझायो, कहाँ गएर खन्किन्छ, त्यो कार्यान्वयन गर्न कसले निर्देशन दिने, कार्यान्वयनमा गयो भने पनि कार्यान्वयन भएको छ कि छैन भनेर अनुगमन गर्ने चलन छैन, यो पनि हामी कहाँ यस्ता खालका समस्याहरू छन्। सो दिज आर द मेजर प्रोभिजन अफ म्यानेजमेन्ट अडिट। यो तपाईँले पढिराखेको टपिकहरूभन्दा अलिकति फरक, तर नयाँ कुरा त केही पनि छैन होइन। मैले आज तपाईँहरूलाई ठ्याक्कै सभामा छोड्नुपर्ने हुन्छ, 13 भयो, तपाईँहरूको कसैको केही छ भनेदेखि 2 मिनट मैले एउटा वा दुइटा क्वेसन लिन्छु, अनि त्यसपछि बाँकी अर्को च्याप्टर भोलि गरौँला ल। लोकसेवा आयोग बाहेकको कार्यक्षेत्र भनियो, यो लोकसेवा आयोगले कसरी गर्छ सर यो व्यवस्थापन परीक्षण? लोकसेवा आयोगले म्यानेजमेन्ट अडिट गर्दैन, तर लोकसेवा आयोगका काम चाहिँ प्रत्येक कार्यालयमा हुन्छ नि, कर्मचारी पदपूर्ति माग पठाउने, त्यसपछि पदस्थापन गराउने, अनि बढुवा समितिको बैठक बस्ने, त यो पनि त अर्गनाइजेसन पब्लिक अर्गनाइजेसनको व्यवस्थापनले गर्ने नै काम हो। उसले जाँच्दाखेरि चाहिँ बढुवाको बैठक बस्यो कि बसेन, बढुवामा तिमीले दिएको नम्बर ठिक छ कि छैन, त्यसपछि गएर तिमीले चाहिँ यो पदपूर्ति कसरी गर्यौ वा गरेनौ भन्ने त्यतातिर चाहिँ हेर्न पाउँदैन भनेको, त्यो सङ्गठनभित्रको जुन जुन काम लोकसेवा आयोगसँग सम्बन्धित छ त्यो चाहिँ हेर्न पाउँदैन भनेको है। अरू सर नेपालमा के व्यवस्था छ भन्दाखेरि हाम्रो संविधानलाई छुँदाखेरि चाहिँ हाम्रो संविधानमा चाहिँ अब प्रस्तावनामा गुड गभर्नेन्सको बारेमा भनेको छ, अनि एडमिनिस्ट्रेसनलाई क्लिन ट्रान्सपारेन्ट बनाउने भनेको छ, लेख्न मिल्छ भन्नाले अलिअलि बढाउनुलाई कि? अब तपाईँलाई संविधानै भनेर लेख्नु, म्यानेजमेन्ट अडिट भन्ने शब्द संविधानमा छैन होइन, तपाईँले ठिक छ, संविधानले स्वच्छ निष्पक्ष पारदर्शी जनमुखी प्रशासनको कल्पना गरेको छ भनेर लेखिदिए पुग्यो। धारा प्रस्तावना यो पनि कहाँ कहाँ छ, कहाँ कहाँ तपाईँले उता राज्यका नीतिहरूमा हेऱ्यो भने खास गरिकन एडमिनिस्ट्रेटिभ पोलिसीमा यो लेख्या छ होइन, अलिकति प्रस्तावनामा पनि लेख्या छ, त्यसरी संविधानले त्यो परिकल्पना गरेको छ भनेर एउटा सेन्टेन्स लेख्दा हुन्छ, तर यु सुड नट गो इन डिटेल। त्यसमा चाहिँ ठ्याक्क त्यहाँ त्यो लेख्ने, अर्को चाहिँ निजामती सेवा ऐनको दफा 72 कले चाहिँ म्यानेजमेन्ट अडिट गर्नुपर्ने, सामान्य प्रशासन मन्त्रालयले गराउनु पर्ने भनेको छ भन्नु पऱ्यो। त्यो अन्तर्गत चाहिँ व्यवस्थापन परीक्षण निर्देशिका 2068 जारी भएको छ भनेर भन्नु पऱ्यो, अनि त्यसले चाहिँ त्यहाँ आएका व्यवस्थाहरू गरेको छ भनेर अघि मैले भनेका व्यवस्थाहरू लेख्नु पर्छ। महालेखा परीक्षकले पनि व्यवस्थापन परीक्षणमा अप्रत्यक्ष रूपमा सहयोग गरे हुन्छ सर? को लेखा परीक्षक? हुँदैन हुँदैन, त्यो अलग कुरा, महालेखा परीक्षकले फाइनेन्सियल अडिट मात्रै गर्छ, यो म्यानेजमेन्ट अडिट गर्न चाहिँ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले टोली खटाउने वा अधिकार प्रत्याजन गरेर तल्लो निकायलाई तिमीले नै टोली खटाएर गराऊ भनेर अधिकार दिने भनेर भनेको छ, त्यो अनुसार गर्छ। त्यसैले इट इज द बिजनेस अफ ला के भन्छ यो सिपिए केन्द्रीय कर्मचारी निकायको कार्यक्षेत्रभित्र पर्छ, यसमा महालेखा परीक्षकको कुनै हुँदैन भूमिका। स्थानीय तहमा गर्नुपर्ने प्रावधान चाहिँ कतै उल्लेख छ कि छैन सर? म्यानेजमेन्ट अडिटको छैन, अब स्थानीय तहको ऐन बनेपछि हुन्छ होला, अहिले चाहिँ छैन। अडिटर जनरलले गर्न पर्दैन भन्नुभयो होइन सर, पर्फर्मेन्स अडिट भन्ने त अडिटर जनरलको रिपोर्टमा हुन्छ, पर्फर्मेन्स अडिट र म्यानेजमेन्ट अडिटमा उस्तै होइन त? पर्फर्मेन्स अडिट भनेर उनीहरूले अन द बेसिस अफ फाइनान्सियल एनालिसिसका आधारमा वित्तीय पर्फर्मेन्स कस्तो भयो अनि त्योसँग ब्रोडली जोडेपछि आउँछ, तर उसले म्यानेजमेन्ट अडिट भनेर गरेको हुँदैन, उसले गरेको वित्तीय अडिटका आधारमा, त्यो पनि त मैले त्यसको अडिटको च्याप्टर तपाईँलाई पढाउँदाखेरि ख्याल गर्नुभएको भएन, त्यसले खालि वित्तीय तथ्याङ्कको एनालिसिस गरेर अनियमितता बेरुजु यो मात्रै पहिचान गर्ने होइन कि कहाँ के कारणले यस्तो भयो, नीतिमा भएको समस्या, कार्य सम्पादनको गुणस्तरमा भएको समस्या सहित पहिचान गरेर सुधार दिन्छ है, सुधारका लागि सुझाव दिन्छ है भनेको हुनाले म्यानेजमेन्ट अडिटले गर्ने प्रकृतिको काम चाहिँ के भन्छ फाइनान्सियल अडिटले पनि गरिराखेका चाहिँ हुन्छ, तर फाइनान्सियल अडिट र म्यानेजमेन्ट अडिट टोटल्ली फरक कुरा चाहिँ हो। सर यो क्षेत्रहरू जुन भन्नुभयो सर, यो निर्देशिकामा उल्लेख भएका क्षेत्रहरू लेख्नु कि अघि तपाईँले भनेका